رہی ہو تو درست کر لو. عمل کی نیت کی جائے بھائی, اور بیان ہے نکاح کا تو سب کریں گے کیا عمل کی نیت. ارے نہیں تو اپنے بیٹی بیٹوں کی, اپنے پوتی پوتوں کی, اس کی تو نیت کر ہی سکتے ہیں. بسم اللہ الرحمن الرحیم, نحمدہ ونصلی علی رسولہ الکریم, اما بعد. نبی پاک علیہ الصلوۃ والسلام کا ارشاد ہے, جو شخص نکاح کرنے کی قدرت رکھتا ہو اگر وہ نکاح نہیں کرتا تو ہم میں سے نہیں ہے. جو شخص نکاح کرنے کی قدرت رکھتا ہو اگر وہ نکاح نہیں کرتا تو ہم میں سے نہیں ہے. فرمایا, اے نوجوانوں, اگر تم نان و نفقہ پورا کر سکنے کی طاقت رکھتے ہو تو نکاح کر لو, یہ آنکھ اور شرمگاہ کی حفاظت کا بہترین علاج ہے. ورنہ پھر روزے رکھا کرو, یہ ایسا ہی ہے جیسا کہ کوئی اپنے کو خسی کرا لے. مطلب یہ ہے کہ عورت کو اگر روٹی, کپڑا, رہائش گاہ اور مہر دینے کی حیثیت نہ ہو تو روزہ رکھ کر اپنی شہوانی قوت کا علاج کرنا چاہیے, کیونکہ روزہ رکھنے سے شہوت مر جاتی ہے اور صنفی ابھار پس مردہ ہو جاتا ہے, جس کے بعد جنسی خواہشات پیدا نہیں ہوتی, یعنی ہمیشہ کے لیے نہیں ختم ہو جاتا. جس وقت جذبات عروج پر ہوتے ہیں تو وہ دب جاتے. اسلام نے پاکیزہ حیات اور صاف ستھری زندگی گزارنے کے لیے نکاح کے ذریعے اعضاء جسم کی بے راہ روی کو روکا ہے, اور پاک دامنی کی نیت سے نکاح کرنے کو برکت کا سبب قرار دیا ہے. حضرت صلی اللہ علیہ وسلم کا ارشاد ہے, جو شخص اپنی شرمگاہ کی حفاظت اور نگاہ کی شرم قائم رکھنے یا رشتہ داری ملانے کی غرض سے کسی عورت سے شادی کرے تو اللہ تعالیٰ ان دونوں کے نکاحوں میں خیر و برکت عطا فرمائے گا. کیا نیت؟ جو شخص اپنی شرمگاہ کی حفاظت اور نگاہ کی شرم قائم رکھنے یا رشتہ داری ملانے کی غرض سے کسی عورت سے شادی کرے تو اللہ تعالیٰ ان دونوں کے نکاح میں خیر و برکت عطا فرمائے گا. تین آدمیوں کی اللہ تعالیٰ ضرور مدد کرتا ہے، اس میں ایک وہ ہے جو حرام سے، اللہ نے جن چیزوں کو حرام کیا ہے اس سے بچنے کے لیے پاک دامنی کی نیت سے شادی کرے، اللہ تعالیٰ اس کی ضرور مدد کرتا ہے، اور مدد حالات کے اعتبار سے کی جاتی ہے. وعدہ ہے کہ آدمی کی نیت ہو کہ اللہ نے جن چیزوں سے بچنے کے لیے کہا حرام سے، اس سے بچنے کے لیے نکاح کرتا ہوں، تو مدد ضرور آئے گی. اس لیے کیا کرنا چاہیے؟ ابا سے کہنا ہے، میں کہوں کہ تم نے کہہ دیا کہ انہوں نے سمجھ لیا، کچھ طے ہوا. ہمارے سامنے کچھ کنوارے لڑکے بیٹھے ہیں، کچھ ایسے بھی ہیں جن کے ابا بھی بیٹھے ہیں، اس لیے اس طرح کی باتیں یہاں ہو جاتی ہیں. سننے والے سوچتے ہیں درمیان میں یہ کیا بات ہو رہی ہے، وہ یہ ہوتی ہے تاکہ اگر ابا متوجہ نہ ہوں تو متوجہ ہو جائیں. اور اس میں کوئی شرم کی بات نہیں ہے، اگر باپ نہ سمجھے نہیں سمجھتا تو بیٹے کو کہہ دینا چاہیے کہ میرا نکاح کر دیجیے، مجھے اس کی ضرورت ہے. اسلام نے بڑی دور اندیشی سے ان تمام فتنہ پرور گناہوں کا سدے باب کرتے ہوئے نکاح کو دین کا حصار بتایا، اور نکاح کو اتنا ضروری قرار دیا کہ حصار کے بغیر، یعنی نکاح کے علاوہ کسی اور طریقے سے مرد و عورت آپس میں ازدواجی تعلق قائم نہیں کر سکتے، جن کے فحش اور منکر اقدامات سے انسانیت کے عفیف دامن پر بدکرداری کا بدنما داغ لگ سکتا ہے. اس لیے اللہ تعالیٰ نے صاف صاف فرما دیا، تم عورتوں کے ساتھ ان کے گھر والوں کی اجازت سے نکاح کرو، اور ان کے مہر بھی مناسب طور پر دو تاکہ عورتیں پاک دامن رہیں، نہ کہ کلم کلا یہ چوری چھپے بدکاریاں کرنے والیاں ہو جائیں. اللہ ہی ہے کہ جس نے تم کو نفس واحد سے پیدا کیا اور اسی لیے تمہارا جوڑا بنایا تاکہ تم اس کے پاس سکون حاصل کرو، یعنی شادی کے بعد سکون. شادی ہونے کا مطلب، شادی ہو گئی تو کیا مطلب ہوا؟ ارے پنکھا اس لیے بنایا گیا تھا کہ اسے گھر لے جاؤ اور اس سے ہوا حاصل کرو اور ٹھنڈک حاصل کرو، اس لیے بنا ہے نا پنکھا، اس لیے بنایا گیا. اور لاتے کیوں ہیں؟ اسی لیے لاتے ہیں. اگر پنکھے سے ہوا نہ ملے تو سوال ہوگا کہ کیا بات ہے، ہوا کیوں نہیں مل رہی. اس لیے بیوی آئے اور سکون نہ ملے تو کیا بات ہے. جس کو جس کام کے لیے بنایا گیا ہے اس سے وہی کام، وہی منافع حاصل کیا جاتا ہے. اور ہمارے گھروں کا کیا حال ہو گیا؟ ہمارے گھر کا اور لڑکا اسکول میں دیر پہنچنے جاتا، کئی دفعہ ہوا تو ٹیچر نے کھڑا کیا، بولے ادھر آؤ، تم کو بہت دیر ہوتی ہے، اکثر دیر میں آتے ہو، کیا ہوتا ہے؟ تو کہنے لگا امی ابا کی وجہ سے دیر ہوتی ہے. ان کو وہ کیا کرتے ہیں؟ کیا وہ جھگڑا کرتے ہیں؟ تو بولے تم چلے آیا کرو، ان کو جھگڑا کرنے دیا کرو. تو انہوں نے کہا نہیں، میں چپل اٹھا کے دیتا ہوں، جو مارتے ہیں دوسرے کو نہیں لگتا تو پھر دیتا ہوں ہاتھ میں کہ مارو، اب دیکھو نشانہ خطا ہو گیا تو واپس لگاؤں. اور وہ بھی ہم نے آپ کو سنایا تھا کہ دونوں دوست، بہت دنوں کے بعد دو دوست ملے تھے، پوچھا کیا حال احوال ہے، تو کہا نکاح ہو گیا ہے. تیرا بھی ہو گیا؟ کہا میرا بھی ہو گیا. کیا حال ہے؟ تو ایک نے کہا بہت خوشحال ہے ماشاءاللہ، دونوں بڑے خوش ہیں، بیوی بھی میری بڑی خوش ہے اور میں بھی بہت خوش ہوں. تو دوسرا بیچارہ بڑا پریشان، دوست نے کہا یار ہمیں بھی نسخہ بتا دیتا تو اچھا تھا، ہم بھی خوش رہتے، تو اکیلا خوش ہے. اس نے کوئی حرج کی بات نہیں، ہمارے یہاں خوشی اس طرح سے ہے کہ جب اس کو غصہ آتا ہے تو کچھ کھینچ کر مارتی ہے, لگ جاتی ہے تو وہ خوش ہو جاتی ہے, نہیں لگتی تو میں خوش ہو جاتا ہوں. شادی اس لیے تھی کہ یہ سب نہ ہو, بلکہ میں کہہ رہا تھا وہ میرے چھوٹے بھائی ہیں, ان کے ساتھ رہتا تھا تو وہ بہت ہنسمکھ ہیں, آدمی ہیں, خوش رہتے ہیں, ہنستے رہتے ہیں, ہنساتے رہتے ہیں, اور نرم طبیعت کے ہیں, لوگوں کی بڑی ہمدردی بھی ان کو رہتی ہے. تو کبھی نہ کبھی ہمیں کوئی جوک سنا دیتے تھے کہ بھائی سنیے ایک نئی بات معلوم ہوئی. تو کل ہی میں کہہ رہا تھا کہ ان کی ملاقات نہ ہونے سے ہمیں بہت سے ایسی ہنسنے کی باتوں سے محروم ہو گئے. تو اس میں انہوں نے یہ سنایا تھا کہ بیوی غصے میں آئی اور بیلن لے کے دوڑایا مرد کو, وہ اب بھاگا ادھر ادھر, تو گھر میں کہاں جگہ تھی, تو پلنگ کے نیچے جو جہیز میں ملا تھا ذرا اونچا سا تھا اس میں گھس گیا اندر. تو انہوں نے کہا باہر نکلو باہر نکلو. تو اس نے کہا باہر کیوں نکلوں, یہ گھر کا گوسائی ہوں یعنی مالک ہوں, میرا جہاں جی چاہے گا وہاں رہوں گا. تو اب جو شادیاں ہو رہی ہیں ہمارے گھروں میں بھی یہی سب ہو رہا ہے, کہیں بڑے مہذب انداز میں حقوق کا مطالبہ, حقوق سے زیادہ, اور کہیں حقوق کا ادا نہ کرنا جانتے ہوئے کہ اس کا یہ حق ہے. اس لیے جو چیز سکون کی تھی, قرآن کہہ رہا ہے, حدیث کہہ رہی ہے کہ نکاح کرنے سے سکون حاصل ہوگا, اور پھر ہمیں سکون حاصل نہ ہو تو یہ قرآن اور حدیث صحیح ہے یا نہیں ہے؟ ہمارا ایمان ہے نا سب صحیح ہے, تو پھر غلطی کس کی ہو سکتی ہے؟ یا تو بیوی کی یا ہماری. لیکن ہماری غلطی کبھی ہوتی نہیں, غلطی ہمیشہ دوسروں کی رہتی ہے, ہماری غلطی کبھی نہیں ہوتی. ہماری غلطی صرف اتنی ہے کہ راستہ چلتے کسی کو دھکا لگ جائے تو سوری کہہ کے نکل جانا, بس یہی غلطی رہتی ہے. حالانکہ یہ سوری کہہ کے جاتا ہے تو اللہ تعالیٰ اس کو یاد دلاتے, دیکھ تیرے مزاج میں ہم نے یہ بات رکھا ہے کہ جب تجھ سے کسی کو تکلیف پہنچے گی تو تیرے اندر میں نے جذبہ رکھا ہے کہ تو معافی مانگ, اور اس کا اظہار روڈ پہ چلتے ہوئے بارہا ہوتا ہے, اس کا اظہار گھر پہ کیوں نہیں ہوتا؟ ارے میں ایسے ہی کہہ رہا ہوں, یہ دیکھا ہے آپ نے بھی, آپ سے بھی کسی کو دھکا لگا تو آپ نے کہا سوری نہیں کہا؟ کہا نا. 67 میں جب بمبئی آیا تھا تو ایسی جگہ تھا کہ وہاں سب بھیا لوگوں کا گروپ تھا, بھیا لوگ جانتے ہیں نا, یعنی UP کے لوگوں کو لوگ بھیا بولتے ہیں. تو بعضی لوگوں کو غصہ آتا ہے کہ ہم لوگ کو بھیا بولتے ہیں. میں نے کہا بھائی اس میں تو اچھی بات ہے, اگر بھیا بولتے ہیں تو کوئی بری بات تو ہے نہیں, بھیا تو بڑے بھائی کو بولتے ہیں, تو اس میں کیا غصہ ہونے کی بات ہے کہ ہم کو بھیا بول دیا. تو وہ ایک صاحب آئے دکان پر, کسی کام سے گئے تھے واپس آئے, تو انہوں نے اپنی زبان میں پوچھا کہو کہو ہے بتاوا, وہ انداز ہے UP کا, ہے بتاوا کونو مہرارو کا دھکا لگ جائے تو کہا جائے, یعنی کالی مہرارو کو دھکا لگے تو کہنا چاہیے باقی کو نہیں کہنا چاہیے. پہلی بات انہوں نے یہ سمجھا تھا بمبئی میں آئے تو کسی عورت کو دھکا لگ جائے تو کیا کہنا چاہیے, تو کسی نے کہا کہ سوری کہنا چاہیے, کہا ارے ہم تو کہیں تھینک یو. جب علم ایسے ہی دین کا نہیں ہوگا تو بے دینی کرے گا اور صحیح سمجھے گا, سمجھے آپ؟ یہ کہنے کی بات نہیں, سوری اور تھینک یو نہیں سنانا تھا, یہ سنانا تھا کہ جب دین علم کا دین نہیں ہوگا تو غلط کو صحیح سمجھے گا, صحیح کو غلط سمجھے گا. اللہ نے ایک فطرت میں جذبہ رکھا, جب تم سے کسی کو تکلیف پہنچ جائے تو تم معافی مانگ لو. اس لیے دیکھیے راستہ چلتے کہیں ذرا بھائی صاحب معاف کرنا, بھائی صاحب معاف کرنا, دیکھا نہیں تھا لگ گئی. لیکن یہ بازار کی چیز تھوڑی تھی خالی, یہ تو گھر کی بھی چیز تھی نا. بیوی صاحبہ سے معافی مانگ لینا, ذرا معاف کرنا, بولے یہ کیسے ہو سکتا ہے؟ ایک لڑکے نے مجھ سے پوچھا کہ مجھ سے کسی نے بتایا کہ گھر میں جایا کرو تو سلام کیا کرو، تو میں نے کہا صحیح کہا. تو پھر اس نے پوچھا اگر بیوی ہو تو اس کو بھی سلام کرنا چاہیے؟ ہم نے کیوں بھائی بیوی کو بھی نہیں سلام کرنا چاہیے؟ تو یہ سمجھ رہا تھا کہ بیوی کو سلام نہیں کرنا چاہیے. تو دیکھیے علم کی کمی کی وجہ سے جس کا حق اتنا بڑا تھا کہ اسے بار بار کہا جائے السلام علیکم السلام علیکم، آپ کے مزاج شریف ٹھیک ہیں السلام علیکم، اسے ایک دفعہ بھی کرنے کو تیار نہیں. اور کہنے لگے اگر پہلی رات میں کر دیا تو سمجھے کہ بس اب ایسے ہی جھکے جھکے رہیں گے جیسے آج کیا ہے. تو آپ کو جھک کر سلام کرنے کے لیے کسی نے کہا کہ حیدرآباد والوں سے آپ کی دوستی ہے کیا؟ علماء سے پوچھئے سلام کیسے کیا جاتا ہے، علماء سے پوچھئے. تو بیوی کو سلام کرتے ہی نہیں، اور بیوی کو کوئی تکلیف پہنچ جائے تو وہاں کہتے نہیں کہ معاف کرنا سوری، اور جب میری بات سنتے تو کہتے شکیل بھائی تم بیویوں کے فیور کی بہت کہتے ہو. ارے بھائی میں کیا آگے قرآن حدیث میں آپ کو سناؤں گا انشاءاللہ کہ اللہ پاک بیویوں کے فیور کی کہہ رہے ہیں؟ حضرت نبی کریم علیہ الصلوۃ والسلام بیویوں کی فیور کی کہہ رہے ہیں، میں کیسے کہوں گا؟ میری کیا مجال ہے میں کہہ دوں گا؟ اس لیے یہ چیز دی گئی تھی سکون کے لیے، نکاح کرو سکون پا جاؤ گے. اور اس کا ایک معنی اور ہے، یہ جو حدیث سنائی جاتی ہے نا بار بار اور قرآن سنایا جا رہا ہے، کیا کس نیت سے کرو؟ کیا سنایا آپ کو؟ اے نوجوانوں اگر تم نان نفقہ پورا کر سکنے کی طاقت رکھتے ہو تو نکاح کر لو، یہ آنکھ اور شرمگاہ کی حفاظت کا بہترین علاج ہے. آنکھ اور شرمگاہ کی حفاظت کا بہترین علاج ہے. اور جب ایسی حرکت ہوگی، ایسی حرکت ہوگی یعنی بدنگاہی ہوگی، تو بدنگاہی اور بے چینی دونوں جوڑ ہے. بدنگاہی کرنے کا مطلب بے چینی خرید لیا. کیا کیا؟ بدنگاہی کرنے کا مطلب بے چینی خرید لیا. اور ہر گناہ بے چین کرتا ہے، ہر گناہ. گناہ اور چین دونوں چیز جمع نہیں ہو سکتے، گناہ اور چین سکون یہ دونوں چیز جمع ہو ہی نہیں سکتے، اور اللہ کی فرما برداری اور بے چینی یہ بھی جمع نہیں ہو سکتی. اللہ کی فرما برداری ہو اور بے چینی ہو یہ جمع نہیں ہو سکتی. اس لیے بزرگ نے فرمایا نا کہ اگر بادشاہوں کو معلوم ہو جائے کہ اللہ والوں کے دل میں کتنا سکون رہتا ہے کتنا چین رہتا ہے تو تلواروں سے بھی حملہ کر کے لینا چاہیں تو نہیں لے سکتے ہو. فرما برداری یہ بغیر تخت و تاج کے بادشاہ بنا دیتی ہے، دل کا غنی بنا دیتی ہے، سکون قلب حاصل ہوتا ہے، ساری بے چینی پریشانی ختم ہو جاتی ہے. کیوں؟ فرما برداری سے اللہ کی بات ماننے سے اللہ تعالی کے تعلق میں استحکام پیدا ہوتا ہے، مضبوطی ہوتی ہے، تعلق بڑھتا چلا جاتا ہے. بات ماننے سے تو ہوتا ہی ہے نا، کوئی کسی کی بات مانے تو کیا ہوگا؟ تعلق بڑھے گا، اور نہ مانے تو تعلق ٹوٹے گا. تو جب اللہ تعالیٰ سے تعلق میں استحکام پیدا ہو جاتا ہے تو جب بڑی طاقت سے تعلق ہوتا ہے تو آدمی اطمینان کے ساتھ رہتا ہے، کوئی مسئلہ نہیں ہے میں کہہ دوں گا، ہوتا ہے نا. تو اللہ سے بڑی کوئی طاقت ہے کیا؟ اور پھر تو اللہ کیا کیا عنایت فرماتے ہیں دیکھیے. فقیر کہے کہ ہاں کچھ ملتا ہے نہیں ملتا ہے پتہ نہیں کیا ملتا ہے، دنیا کوئی اور چیز ہے، بادشاہت کوئی اور چیز ہے، فقیری کوئی اور چیز ہے. بادشاہت میں کیا ملا، فقیری میں کیا ملا تو بادشاہ سمجھے گا بادشاہت میں کیا ملا، فقیر سمجھے گا فقیری میں کیا ملا. لیکن ایسا بادشاہ جو بادشاہ ہو اور پھر فقیری اختیار کر لیا ہو تو وہ تو بتا سکتا ہے نا کہ بادشاہت میں کیا تھا اور فقیری میں کیا ہے، وہ تو بتا سکتا ہے نا. اور دیکھیے ابراہیم ابن اعظم رحمۃ اللہ علیہ کے بارے میں آپ جانتے ہیں، بادشاہ تھے. مختلف باتیں آئی ہیں کہ وہ اپنے محل میں سوئے ہوئے تھے کہ اوپر سے کچھ چلنے کی آواز آئی، انہوں نے پوچھا کون کا مسافر، کا یہاں کہاں، کا میرا اوٹ کھو گیا ہے ڈھونڈ رہے ہیں. بولے کہاں، ہماری چھت پر. کا جی، کا عجیب لوگ ہو، یہاں کہیں اوٹ ملتا ہے، اوٹ اپنے منزل راستے میں تلاش کرو. تو کہا جیسے یہاں اوٹ نہیں ملتا ویسے اس حالت میں خدا نہیں ملتا. بعضوں نے یہ نقل کیا کہ ایک دھکا لگا چوٹ لگی. بعضوں نے یہ بھی نقل کیا ہے کہ ان کی جو پلنگ تھی جس پر سویا کرتے تھے وہ سجائی جاتی تھی پھولوں سے، پھولوں سے، پھولوں کی سیج ہوتی تھی، پھولوں سے سجائی جاتی تھی. باندی جو کام کرتی تھی اس پلنگ کو سجانے کا، ایک دن اس نے سوچا کہ بادشاہ کو آنے میں تو دیر ہے، ابھی ذرا میں لیٹ کر دیکھوں اس میں کہ کیسا مزہ آتا ہے، اسے کیا پتا چلے گا کیا ہے. اس پلنگ پر سوئی تو کام کرنے والے تو تھک جاتے ہیں اور جو کام نہیں کرتے وہ تھکتے نہیں، اپنے جسم کو تھکاتے نہیں. تو جو تھک جاتے ہیں انہیں اچھی نیند آتی، جو تھکاتے نہیں اپنے جسم کو وہ نیند کے منتظر ہوتے ہیں اور آتی نہیں ہے. درمیان میں کہہ دوں کہ لوگ اس کو سمجھتے ہیں بہت اچھا، یا ساس اماں سمجھتی ہیں کہ بہو آئی تو اب سب یہ کرے گی، سب یہ کرے گی. اس لیے جب بہو آئی تو اس کے حوالے کر دیا کہ بیٹا کچن تیرے حوالے، کچن دیکھنا، کھانا پکانا، صاف صفائی رکھنا ہے تیرا کام. بولے اما تیرا کیا کام؟ کہا تیرے باپ کی جیب کی صفائی میرا کام. ابا ابا سے پوچھا، ابا اما ایسا کر رہی ہیں کہ زندگی بھر میری جیب صاف کیا. بیٹا ہو یہی کسی کی ماں ہی رہے ہو. تو ساس اما جو بیٹھ جاتی ہیں کہ اب آگے بہو کریں تو یہ اپنے کو اپاہج بناتی ہیں، جتنا ہو سکے کرتے رہنا چاہیے. اور جن کے گھروں میں مال ہے، اللہ نے مال دیا ہے، نوکرانیوں کی تعداد بڑھا کر بہوؤں اور بیٹیوں کی صلاحیتوں کو ضائع کر رہے ہیں. نوکرانیوں کی تعداد بڑھا کر یہ چلنے پھرنے والے ہاتھ پیر جو چلتے پھرتے کہ جھاڑو اپنے ہاتھ سے لگ جاتا، پوچھا اپنے ہاتھ سے لگ جاتا، کچھ برتن اپنے ہاتھ سے دھو دیے جاتے تاکہ ان کی صحت باقی رہے، یہ اپنے اوپر خود ظلم کر رہی ہیں نوکرانیاں بڑھانے والی، اور گھر کے جو ذمہ دار ہیں وہ بھی ان بچیوں اور بہوؤں پر ظلم کر رہے ہیں. مگر حالات ایسے ہیں، کون کس سے کہے. سب صحیح ہیں، جھگڑا ہر جگہ ہو رہا ہے. غلطی تمہاری ہے، ہماری کوئی غلطی نہیں، دونوں صحیح ہیں مگر جھگڑا سب جگہ ہو رہا ہے. اپنے آپ کو صحیح سمجھنا، اپنی غلطیوں کی تلاش نہ کرنا، اس سے بڑی کوئی غلطی نہیں ہے. اپنے آپ کو صحیح سمجھنا اور اپنی غلطیاں تلاش نہ کرنا، اس پہ نگاہ نہ ڈالنا، اس سے بڑی کوئی غلطی نہیں ہے. اس لیے درمیان میں بات آگے گھوم جاتی ہے، یہاں وہاں کیا کرے، ہم تو کہنا بھی نہیں چاہتے مگر وہ اللہ تعالیٰ کو کہلانا رہتا ہے کہ اس میں کوئی مریض ہوگا ایسا تو اس کا علاج ہوگا. بچے جوان ہو گئے تو باپ نے کہا آرام کریں گے، نہیں آرام نہ کرو، جتنا کام ہو سکتا ہے کرتے رہو، ہاتھ پیر مارتے رہو، کچھ نہ کچھ کرو. یہ جسم ایسی چیز ہے. اچھا گاڑی بہت دنوں تک کھڑی رہے اور یہ گاڑی آپ کی 25 لاکھ کی ہے، کچھ بیٹری ویٹری ڈاؤن ہوتی ہے نہیں ہوتی؟ کیا خیال ہے؟ آپ لوگ زیادہ جانتے ہو، ہمیں تو گاڑی چلانا آتا نہیں، ہم ایک ہی زبان ہی چلانے کا کام جانتے ہیں، گاڑی چلانا نہیں آتا. تو آپ گاڑی چلانے والے بتاؤ، اگر بہت دن تک گاڑی ایک جگہ کھڑی رہ گئی تو کیا ہوگا؟ ارے کچھ بولو، بیٹری ڈاؤن ہو جائے گی. ایسے ہی یہ جو کہتے ہیں نا کہ اب ہم کام کم کریں گے، ہمارے یہاں نوکرانیاں سب کی بیٹری ڈاؤن ہو جائے گی. یہ گھریلو کام کاج یہ بیٹری کو چارج رکھتے ہیں، یہ ہاتھ پیر کی قوت کو چارجر ہے یہ سب چارجر. موبائل کا چارجر بہت یاد ہے، صبح سویرے یاد آتا ہے، رات کو آتا ہے، چارج کر دینا. آج کئی جگہ سے پیمنٹ آنے والا، فون آنے والا ہے، کہ ایسا نہ ہو کہ فون آیا اور میں ملوں نہ، और जिस दिन पेमेंट देना रहता है कहते रहने तो चार्जर पे लगाना मत, झूठ बोलता नहीं मैं, मैं झूठ बोलता नहीं, बोलता हूँ क्या करे, घर से निकले थे देखा तो बैटरी डाउन थी, पेमेंट वैसे भी बैटरी डाउन थी वरना पेमेंट कर देते ना, दोनों तरफ डाउन थी, जरूरत पड़ी एक दफा। अल्लाह की बात मानना, अल्लाह की बात मानना, परमावरदारी पर आना, ये दिल का बादशाह बना देता है। यह अमल ऐसा है कि इसको इसी को बादशाह नसीब है। और कानून का तोड़ना, अल्लाह के कानून का तोड़ना, ये बेचैनी पैदा करता है। पहले भी मैंने आपके सामने एक मिसाल दिया था कि बंबई में तो बड़ा रिवाज है सिग्नल तोड़ने का, और दूसरे शहर में सिग्नल ही नहीं तो तोड़ने का क्या रिवाज होगा। बहुत से शहर ऐसे हैं सिग्नल नहीं है, छोटे छोटे शहर हैं, पुलिस चौराहे पे खड़ा रहता है, सिटी बजाता रहता है, दिन भर किसी ने सुना किसी ने नहीं सुना, और वो भी इसका आदि हो गया कि हमको क्या करने का, हमारी ड्यूटी है सिटी बजाने की, शाम तक इतनी दफा बजा दिया, जाओ हम भी घर जाएं, वो भी अपने घर जाए, काम खत्म, क्या मसला है। जाके देख लिए भिंडी बाजार पर, जय जय हॉस्पिटल, भिंडी बाजार, जकरिया मस्जिद, सिग्नल सामने वाले का होता है, वो खड़ा रहता है बेचारा कि हटे तो ये रुके तो हम जाएं, फिर वापस बंद हो जाता है। तो कुछ दिन तक तो आदमी शराफत से चलता है, बाकी सब एक जैसे हो जाते हैं, चाहे टोपी लगाएं, दाढ़ी लगाएं, चाहे साफा बने, मतलब भाई यहां तो हम चल ही नहीं सकते, अगर इंतजार करते रहेंगे तो बस खड़े रहेंगे खड़े रहेंगे। और जिनको काम नहीं है, जिनको पहुंचना नहीं है, तो उनको तो कहीं भी खड़े रहें, उनका तो क्या, किसी नाके पे खड़े हो गए, वो क्यों खड़े हो, बोले तो पता नहीं क्यों खड़े हैं। ऐसे लोग मिलते हैं, बोले क्यों खड़े हो, बोले कुछ पता नहीं। सुभान अल्लाह, ऐसे लोग दुनिया में जिन्हें ये पता नहीं कि क्यों खड़े हैं, तो बैठ जाओ, जब तुम्हें पता नहीं तो थकते क्यों, बैठ जाओ, ये भी पता नहीं क्यों बैठ जाओ, बैठ जाओ, थकाते क्यों, ये तो नुकसान कर रहे हो अपना। हम क्यों कर रहे हैं, क्या कर रहे हैं, हमें कुछ पता नहीं, कर रहे हैं, हमारे यहां एक मिजाज बना है, हमको अल्लाह ने माल दे दिया है, हमको अल्लाह ने जमाल दे दिया है, अल्लाह ने हमको कमाल दे दिया है, इसका इस्तेमाल कहां हो जिससे वो खुश हो जाए, इसका कुछ पता नहीं। हमारी मर्जी, हम जैसे चाहे जिए, तो जैसे चाहे जिए, तो अल्लाह का कानून तोड़ना है, और अल्लाह का कानून तोड़ने वाला कभी चैन से नहीं रहता। सिग्नल पर, सिग्नल के तोड़ने वाले अजीब अजीब लोग हैं। मैं अपने दोस्त के साथ बैठा था, सिग्नल टूटा, हवलदार ने इशारा किया खड़ी करो, खड़ी किया, तो कहा क्या बात, कहा तुमने सिग्नल तोड़ा, बोला हाँ तोड़ा, अरे तो लाओ लाइसेंस, उन्होंने कहा लाइसेंस नहीं दूंगा, बोले क्यों, बोले 50 रुपये लो लेते जाओ, बोले 50 नहीं लूंगा, बोले नहीं लेते तो मैं गाड़ी लेके जाता हूं, नहीं लेते तो उसने कहा तुम जाओ आगे, हम फोन कर देंगे, आगे वाला रोकेगा, उन्होंने कहा 50 उसको दे दूंगा, बोले अच्छा लाओ जल्दी। ये मेरे सामने की बात, यानी अगर तोड़ दिया तो पट जाएगा फौरन। क्या है ये कानून तोड़ना, कैसा है, अगर तोड़ दिया तो फौरन पट जाएगा। लेकिन आदमी जब तोड़ता है सिग्नल तो देखता है, पहले रुक गई गाड़ी तो देखता है इधर का भी नहीं जा रहा है, उधर का भी नहीं जा रहा है, कहीं से नहीं आ रहा है, तो चलो निकालो। इसने शराफत से तोड़ा, और बहुत से लोग तो घुस जाते हैं, तुम आओ चाहे जाओ मैं जा रहा हूं। मेरे दोस्त के साथ बैठा था और एक मौलाना साहब बैठे थे, और हम लोग क्रॉफर्ड मार्केट के पास से निकले बादशाह कोल्डिंग की तरफ से, और जाना था नूर मस्जिद में, वो जो हजरत बैठे थे उनका बयान था। हजरत वक्त के बड़े पाबंद, उन्होंने कहा हजरत मुझे जाने दीजिए, हजरत ने कहा मुझे जाने दीजिए मेरा बयान तय है। तो जिनके ऑफिस में थे उन्होंने कहा फिक्र मत कीजिए, आप कुछ खाइए तो मैं आपको छोड़ूंगा। उन्होंने कहा अरे भाई वादा है मेरा, मुझे ईशा में पहुंचना, मैं पहुंचा दूंगा। खैर वो करते कर रहे थे, कुछ तो देर हो ही गई, तो वहां से नूर मस्जिद जाने के लिए मोहम्मद अली रोड से जाना पड़ेगा। कहां जाना पड़ेगा, बिंदी बाजार सिग्नल से राइट तो है नहीं कि है, नो एंट्री है, इसलिए फिर लेफ्ट में जाना पड़ेगा, यू टर्न लेना पड़ेगा, फिर उधर जाना पड़ेगा। वरना इमाम भाई इधर जाओ कोई मांडवी पोस्ट ऑफिस से फिर यू टर्न लो फिर अंदर जाओ फिर पलट के आओ। तो बहुत से लोग यही करते हैं कि भिंडी बाजार के सिग्नल से राइट राइट राइट मार देते हैं, बम्बई वाले मारते हैं हर जगह मारते राइट लेते नहीं राइट लेते मारा मारी का शहर। और किसी ने कह दिया मारी मारा का शहर तो मतलब वो भैया है। बम्बई वाले क्या बोलते हैं मारा मारी, पहले मुजक्कर लाते हैं बाद में मुअन्नस लाते हैं, हालांकि डरते बहुत हैं। चूहा बिल्ली को देखती है देखता है तो ऐसा करता है, बिल्ली डर के चली जाती है, लेकिन नाम लाने के लिए पहले मुजक्कर लाते हैं कि हम हैं। अच्छा भाई तुम ही हो चलो हम भैया हैं ना, इसलिए हमें बहुत सारा तजर्बा अपने भैया बने का है कि हमने कहा मारी मारा, कहने लगा बिल्कुल भैया है, मैंने कहा जी यकीनन भैया हूँ, क्या कसूर किया, कहने लगा मारा मारी कहा जाता है, मैंने कहा मैं भूल गया कि पहले मुजक्कर है बाद में मुअन्नस है। बताइए सारी दुनिया में लेडीज फर्स्ट, और इनका कानून है कि पहले मुअन्नस नहीं पहले मुजक्कर, झगड़ा नहीं होगा तो क्या होगा। अगर लेडीज कहें कि फर्स्ट कहा हाँ वेरी फर्स्ट सबसे आगे आप, आपके पीछे हम, झगड़ा खत्म, आगे आप पीछे हम झगड़ा खत्म, इतना भी मानने को तैयार नहीं है। अरे भैया जब अल्लाह की नहीं मानते तो किसी की क्या मानेंगे, जब अल्लाह की नहीं मानते तो किसी की क्या मानेंगे। तो हम गाड़ी पे बैठ गए, मौलाना साहब को आगे बैठाया, जिनकी ऑफिस थी उनके दोस्त ने गाड़ी चलाया, तो जब गाड़ी चलाना शुरू किया तो जिनकी ऑफिस थी जिन्होंने वादा कर रखा था पहुंचाने का कि मैं पहुंचा दूंगा, उन्होंने उनका नाम लिया, वो एक दोस्त था हमारे उस्मान भाई, ए उस्मान तू पीछे तू क्या गाड़ी चलाता है, ऐसा गाड़ी चलाई जाती पीछे। अरे भाई मोहम्मद अली रोड इतनी भीड़ की जगह, इसमें क्या गाड़ी भगाया गया, हाईवे है ये, अब पीछे आ, जब पीछे आए तो पीछे बैठा दिया। और जकरिया इसका मीनारा मस्जिद का सिग्नल आया तो वहां से भी राइट बंद। जालिमों ने कानून ऐसा बनाया कि ऐसी बस्ती में इतना घूम के जाया करो, तो मुसलमानों ने भी काम भी खूब समझ रहे ले, तुम बनाओ हम अपना काम करेंगे, समझ गया ना सब बातें आप लोग। अरे इशारों इशारों में तो समझाया आपने सब, तो नहीं समझ रहे सब बातें। तो वहां हवलदार खड़ा था, इन्होंने कहा जो गाड़ी पर आगे बैठ गए थे हमारे साहब, वो कहने लगे हे हवलदार मैं यहां से जा रहा हूं, तो गाड़ी लिए लेके चले गए। और जरा पीछे आया हमें भाई ये क्या किया, बोले कह के तो आया हूं, आएगा तो बोल दूंगा, कह के बता के तो आया हूं, तू मेरे को उसी टाइम बोलता नहीं जाने का तो मैं रुक जाता। अरे बेचारा अभी सोचता है कि क्या पूछ रहा है वो क्या बोलेगा। तो जो जिस काम का माहिर होता है वो तो वही बताएगा क्या होता है। वो सिग्नल बोर्ड तोड़ते हैं उनकी आदत है, और ऐसे तोड़ेंगे जैसे गाड़ी खड़ी करेंगे देखेंगे ऐसा ऐसा देखेंगे बिस्मिल्लाह। तो मैं उनको पूछता हूं ना भाई ये बिस्मिल्लाह सिग्नल तोड़ने के लिए दिया गया क्या तुमको, बेल्ट नहीं लगाते, बेल्ट कोई बड़ा ऑफिसर मिल जाए छोटा ऑफिसर मिल जाए बेल्ट नहीं लगाते, बात करना बहुत अच्छा आता है इसलिए बगैर बेल्ट के चलते। उनसे हमने जिंदगी में बेल्ट लगाया कौन ऑफिसर पकड़ेगा, पकड़ के तो दिखाए। एक दफा रात को 11:30-12 बजे नहीं बल्कि 1:30 बजे करीब कहीं पुलिस ने नाकाबंदी में रोका, लाइसेंस तो है नहीं, 30 साल से गाड़ी चलाते होंगे नहीं तो 20 साल से तो चलाते होंगे लाइसेंस नहीं है। तो छोटे भाई को फोन किया है तू अपना लाइसेंस लेकर आ, मगर तू आएगा सामने तो कैसा देगा लाइसेंस, तू तेरे दोस्त को भेज। तो दिखाया और उसके भाई का लाइसेंस है, देखिए साहब ले जाओ। तो हर तरह के लोग दुनिया में होते हैं, कुछ लोग सिग्नल तोड़ते हैं, लेकिन मैं आपसे ये कहना चाहता हूं कि सिग्नल तोड़ने से पहले कोई आदमी सिग्नल पर खड़ा है और उसने देखा सामने की कोई पुलिस वुलिस तो दिख नहीं रही है निकाल लो, जैसे इसने गाड़ी निकाला झाड़ के पीछे से पुलिस आया, क्योंकि पुलिस की ड्यूटी जो है महाराष्ट्र में झाड़ के पीछे टेम्पू और ट्रक के पीछे, पुलिस की जो सिग्नल पे ड्यूटी होती है वो झाड़ के पीछे होती है, अगर झाड़ ना हो तो टेम्पू के पीछे और टेम्पू छोटा हुआ तो ट्रक के पीछे, सिग्नल पे ड्यूटी नहीं होती। ये पता नहीं कोई कानून होगा शायद यहां का, हम जानते नहीं, इसलिए हम चलाते नहीं, इसलिए जानना भी नहीं चाहते, जो चलाते हो जाने, हमें क्या मतलब तुम झाड़ के पीछे रहो या झाड़ के नीचे रहो, हमसे क्या लेना देना। लेकिन ये चलाया इन्होंने गाड़ी तोड़ने वाले ने, अब जैसे चलाया तो हवलदार सामने आ गया, अब सामने आए तो ये दिल की जो कैफियत सिग्नल छोड़ने से पहले थी वही कैफियत बाकी रहेगी या कुछ तगैयर हो जाएगा, कुछ तब्दीली होगी, कुछ थोड़ी सी बेचैनी होगी है? जो 50 रुपए में पड़ जाए उसके सामने कानून तोड़ो तो बेचैनी है, और जो बगैर तौबा के ना पटे, बगैर रोए ना पटे, वो खुदा जिसकी अदालत बड़ी है जहां कोई सोर्स और कोई ये सब नहीं चलेगा, उसका कानून तोड़े तो बेचैनी नहीं होगी, यकीनन होगी। जिसका दिल बेचैन वो समझ ले उसने अल्लाह का कानून तोड़ा, और जिसको चैन सुकून वो समझ ले अल्लाह ने मुझ पर मेहरबानी किया कि फरमा बरदारी की तौफीक दिया और बेताज बादशाह बना दिया, बादशाहत मिल गई। तो हजरत इब्राहिम इब्ने आदम रहमतुल्लाह अलैह बादशाह थे, इसलिए बादशाहत में क्या थे दिल की हालत वो मालूम, बादशाहत में दिल की क्या हालत मालूम। अच्छी अच्छी मसहरी, अच्छे पलंग पे सो जाने से नींद नहीं आती, अच्छे अमाल से नींद आती। अच्छे अमाल करने वाले, हमने कितने बुजुर्गों के साथ सफर किया, ये सर रखा नींद आई, सर रखा नींद आई। और कितनों को जानता हूं कि तय करके सोते हैं, बस इतनी देर सोकर उठना है और उठ जाते हैं। हमारे पास बच्चे रहते हैं जवान जवान, जिसे कहता हूं तुम तय तो करो, तो ये तय ही नहीं करते थे। ऐसा लगता है कोई शादी तय हो जाएगी, टूटना मंगनी टूट जाएगी, बहुत डरते थे तय करके कैसे सोएंगे। अब कहने लगे कल ही कहा, ये मुफ्ती अब्दुल रहमान इनको अल्लाह नेक बीवी दे और इनको बीवी की कदर की तौफीक दे, और जब वो नेक है तो ठीक ही है, मसला तो इनका भी रहेगा। तो नेक आई तो पता चला कि यहां भी कुछ शुरू हो गए भाई, वो तालिबे कुछ और मजमून बदलना जाए, निकाह तक रहे बात तो ठीक है, ताकि अब मंगनी तो हो गई ना पिछली दफा। अरे पिछली दफा मंगनी हुई थी, मंगनी का बयान हुआ था और मंगनी का मतलब बताया गया था कि जैसे जैसे ये किताब है मुझसे कोई शकील भाई दे दीजिए हमें पढ़ने के लिए, तो मैं उनसे कहूंगा ये तो मंगनी की है, तो क्या मतलब इसका बोलो बोलो, ओ इफ्तिखार भाई बोलो तो सही, क्या मतलब इसका कि ये उधार है, आरेतन आई है वापस देना है, तो मंगनी किया तो क्या मतलब, मंगनी किया शादी से मतलब उधार लाए पहले मंगनी किया। लेकिन बाकी बहुत से कानून जानते हैं, मसला जानते हैं, क्या मसला है कि अगर किसी चीज का सौदा किया जाए, किसी चीज का सौदा किया जाए, रेट तय हो गया, दोनों आमादा हो गए, लेकिन बयाने की कोई रकम नहीं दी गई, तो सौदा पक्का नहीं होगा, सौदा पक्का। इसलिए मंगनी में कुछ दिया जाता है ताकि बात पक्की हो जाए, कैंसिल ना हो। देखते हो अंगूठी पहना देते हैं, और वरना ही अंगूठा दिखा देंगे, क्या होगा, अब दूल्हे को अंगूठी पहनाते तो अंगूठा दिखाता है, बोलता ही है ले चल है? गलत काम क्यों किया, सोने की अंगूठी दूल्हे को पहनाया क्यों, जब तुमने कहीं शरीयत को अंगूठा दिखाया है तो दूल्हे ने तुमको अंगूठा दिखाया, इसमें रोने की क्या बात, जब तुमने उनका कानून तोड़ा तो उसने तुम्हारा कानून तोड़ा। अंगूठी पहनाते सोने की मर्द को, और ये बात पक्की हो गई यानी मंगनी हो गई, सौदा पक्का हो गया। अब सौदा कि बाजार है ना, तो सौदा ही हो रहा है ना, क्या दो। अभी एक साहब ने सुनाया, मौलवी साहब है, कहने लगे मेरे भाई भी मौलवी साहब हैं, तो मौलवी साहब जो हमारे भाई हैं उनका रिश्ता आया एक दीनदार घराने से, दीनदार में दा को इतना खींचे तो जायज है कि नाजायज ये पता नहीं, पढ़ा लिखा हूं नहीं, दीनदार घराने से, इसमें मद लगेगा नहीं लगेगा। तो जो बड़े मौलवी साहब जिनका निकाह हो चुका था, उन्होंने कहा भाई देखो निकाह तो हम एकदम सादा करेंगे और कुछ लेना देना किसी किस्म का होगा नहीं, आपकी बेटी आप जब पूरी जिंदगी उसे देते रहे, सारी जायदाद उसके नाम करें, आप जाने, हमारे यहां शादी के वक्त कोई लेना देना किसी किस्म का हमारे यहां नहीं होगा। तो وہ لوگوں نے تھوڑا ہلایا ولایا کہ شاید یہ تھوڑا آگے پیچھے ہو جائیں، اتنا چلتا ہے، اتنا تو آج کل ہوتا ہے، اتنا تو کرنا پڑتا ہے، اتنا تو کرنا ہوگا ہی. لیکن انہوں نے دیکھا کہ تو بڑے پکے مسلمان نظر آ رہے ہیں، تو کہا رہنے تو ہم کوئی رشتہ اور دیکھ لیں. یعنی پکا مسلمان آج کا مسلمان پسند نہیں کرتا، سب کچے، اس لیے ہم کچے تم کچے، ہم تم مل کر نبھائیں گے. نبھتی ہے نہیں نبھتی، کہاں نبھتی. تو اس لیے وہ بیچاری جب سو گئی تو کام کرنے والی نا، اس لیے نوکرانیاں بڑھا کر گھر کی عورتوں کی مشغولی کم نہ کریں، ان کے ہاتھ پیر کی قوت باقی رکھنے کے لیے نوکرانیاں کم کریں، اس سے کام لیں عورتوں سے کہ کرو. اور خود اللہ نے مان دیا ہے تو خالی زبان نہ ہلائیں، اور اگر کچھ نہیں کرنا پڑتا شان کے خلاف ہے تو 45 منٹ ایک رفتار سے ضرور ٹہلیں. یہ ہاتھ پیر ایسے ہی ہے جیسے کھڑی گاڑی کی بیٹری ڈاؤن ہو جاتی ہے، اسے استعمال نہ کرنے سے سب ڈاؤن ہو جائیں گے اور پھر علاج مشکل ہو جائے. نئے نئے لوگ آئے ہیں، بولیں گے بھائی کہاں لائے ہو بیان کرانے، یہ کون سے شعبے کا بیان کر رہا ہے، نہ تبلیغی دکھتا ہے نہ خانقاہی دکھتا ہے، مولوی تو ہے نہیں، خود ہی بتا دیا پڑھا لکھا ہوں نہیں، تو یہ کون سی کوالٹی ہے جو بیان کر رہا ہے، یہی کرتا ہے بیان. تو وہ تھکی اور سو گئی. بادشاہ آیا تو جلال میں بالکل کہ کام کرنے والی ایک نوکرانی میرے بستر پر. کتاب میں دونوں باتیں لکھی، میں میرے گھر کی بغیر صفحے کی نہیں کہہ رہا ہوں، صفحہ نمبر یاد نہیں، کتاب رکھی ہے پڑھ لیجئے، دیکھ ڈھونڈ لیجئے صفحہ نمبر. آپ بہت سے لوگوں کو ضعیف اور قوی اور اس کی بڑی فکر رہتی ہے، اور اخبار کی خبریں سن کر عام کرنے میں کچھ ضعیف قوی نہیں دیکھتے کہ سنی سنائی باتوں کو نقل کر دینا اس کا جھوٹا ہونے کے لیے یہی کافی ہے. ایسی خبروں کو تو خوب عام کرتے ہیں جس کے بارے میں شریعت کہتی ہے جھوٹا ہونے کے لیے کافی ہے، اور جو کوئی بیان کرتا ہے تو اس سے دلائل مانگتے ہیں، اس میں ان کو دلائل چاہیے. ہمارے جیسے تو کہتے تھا بھائی ہمارے یہاں کتاب رکھی ہے آ کے پڑھو، نہ ملے گا تو مجھ سے بتانا، سب پڑھتے رہو اس میں مل جائے گا، ہم کیوں تلاش کر کے دے، سب ہم ہی دیں آپ کو، اتنے بےقوف ہم نہیں، آپ تلاش کیجیے، نہ ملے تو میں آپ کو حوالہ دے دوں گا. تو جلال میں آ گئے اور اٹھایا اور غصہ کیا، پاگل ہو گئی نانا تیری ضرورت ہے کہ تو میرے بستر پہ سوتی ہے، اور ایک جھاپڑ زور سے دیا. بمبئی والے بولتے لافا دیا، بمبئی والے لافا، تو سب لوگ سمجھ رہے ہیں نا پھر، اور بہت سے لوگ ان کو بول دو لافا تو نہیں سمجھیں گے، ابھی لوگ جدہ میں سن رہے ہیں یہاں یہ بیان، بولے لافا کیا دیا، تو لفافے کا شارٹ فارم تو نہیں ہے کیا، لافا لفافے کا شارٹ فارم، ہر چیز کا شارٹ فارم ہے، ڈیڈی کا ڈیڈ ہو گیا، ہم وزن میٹ بنا دیا ڈیڈ، تھوڑی دیر میں میٹ، کیا ڈیڈ آپ کو سمجھ میں نہیں آتا، مطلب آپ میڈ ہیں، سمجھ میں نہیں آتا اس کو کیا کہیں گے، ارے جس کو سمجھ میں نہیں آتا اسے کیا کہیں گے، وہ میڈ ہی تو ہے، تو پہلے بنایا ڈیڈی کو ڈیڈ، ڈیڈی نظر آ رہی لگا ہوا اچھا نہیں نا، ڈیڈی جیسا مونس سا لگ رہا ہے، تو پھر ڈیڈ بنا دیتا ہوں آپ کو، ارے بیٹا تو انگلش پڑھ گیا بڑا اچھا کیا، اور پھر کہنے لگے کہ ڈیڈ آپ کو سمجھ میں نہیں آتا، یعنی آپ میڈ ہیں، بہت خوش ہیں بیٹا انگریزی بولتا تو بہت خوش ہوتے ہیں، میرا الٹا بیٹا تو بولنے لگا ہے، اور جب اردو بولتا ہے تو ادیب صاحب ہیں ان کے بیٹے اردو نہیں جانتے، اور کانفرنس ہوتی ہے پروگرام ہوتے ہیں تو اردو پہ تقریر کی جاتی ہے، یہ منافقانہ زندگی، اللہ کو سب پتا ہے کون کتنا پکا مومن ہے، قوم کو مٹانے میں بیٹے کا حصہ، خود نہ پڑھایا خود کا حصہ، اور اسٹیج پکڑے لے کے تقریر کرنا، اردو پڑھاؤ اردو کی بقا کے لیے، اردو کی بقا کے لیے، پھر بیٹے سے پوچھے بیٹا ہم نے کہا اردو کی بقا کے لیے اس کا کیا مطلب ہے، ڈیڈی پلیز آپ مجھ سے ایسے سوال مت کیا کیجیے جس کا مجھے پتا نہیں رہتا، میری انسلٹ ہو جاتی ہے، آپ کو سمجھتے ہیں یہ سب میرا آپ کا معاشرہ ماحول ہے، نکلیے اس میں سے جلدی سے، چھلانگ لگا کے نکلیے، اور جو ڈوب گیا اسے پکڑ کے نکال لیجئے، ورنہ نام مسلمان کے باقی انگریز کھینچ لے گیا ماحول. اللہ نے سارے عالم میں دعوت تبلیغ کی محنت نہ چلایا ہوتا تو خدا جانے کہاں ہم چلے گئے ہوتے. اس وقت کی سب سے بڑی ضرورت ہے، چھٹیاں ہو رہی ہیں، ہو گئی ہیں، اپنے اپنے بچوں کو گھر والوں کو جتنی جلدی ممکن ہو سکے، آپ کے محلے کی جماعت نکل گئی ہے، آپ مت سوچیے اگلا دفعہ چلا لگوائیں گے، جانے دیجیے چھٹی میں، بھیج دیجیے، کچھ دن کم لگیں گے لیکن لگیں گے تو، ورنہ خرافات میں لگیں گے، ٹی وی کے پروگرام میں لگیں گے، سائبر کافے میں لگیں گے، اور کہاں کہاں لگیں گے پتہ نہیں لگیں گے کہاں لگیں گے. یہ مت سوچیے کہ چلی گئی جماعت، سات دن ہو گئے، جانے دو، 33 دن لگا کے بھیج دیجیے، اللہ بہت بڑا، ایک دن میں بھی تربیت کر سکتا ہے، بھیجیے تو صحیح. اور یہ راستہ تربیت کا ہے، ہوتی ہے تربیت، نہ جانے دیکھ لیجیے آپ کالج کے ماحول میں بچے شرعی داڑھی رکھ رہے ہیں اور مدرسے کے ماحول میں بچے چھوٹی کروا رہے ہیں. اللہ مجھے معاف کرے، میں مدرسے والے سب کو نہیں کہتا لیکن دیکھ تو رہا ہوں، دیکھ رہا ہوں، نام بڑا درشن چھوٹا، چاروں ائمہ کا اس میں اتفاق ہے، چاروں ائمہ کا داڑھی ایک مشکی کتنی، اس میں کوئی اختلاف نہیں ہے. بھائی بیٹھے مفتی صاحب ہے اختلاف، آپ بھی بیٹھے ادھر ہے اختلاف، اور اس میں اختلاف ہی نہیں ہے، ایک مشت کی داڑھی، یہاں سے ایک مشت، یہاں سے ایک مشت، یہاں سے ایک مشت. ابھی ان کو کہو تقریر کرو تو بڑی شاندار کریں گے، پوری امت کا غم انہی کے دل میں، اپنے سوا، واہ واہ واہ واہ وا. پوری امت کا، امت کو بولنی نہیں آتا، قوم کا درد بولتے، خود کا درد نہیں. تو جب ایک جھاپڑ اسے مارا تو وہ ہنسنے لگی، ہنسنے لگی، تو سمجھ گئے کہ کچھ دماغ خراب ہو گیا ہے. اس لیے کہ ایک عمل یہ تھا کہ بادشاہ کے بستر پر سوئی، دوسرا عمل یہ ہوا کہ مار کھانے کے بعد رونے کے بجائے ہنسنا شروع کر دیا. تو کیا کہ تیرا دماغ خراب ہوا ہے؟ اس نے کہا نہیں خراب نہیں ہوا ہے. تو پھر کیوں ہنستی ہے؟ کیا ہوا تجھ کو؟ اس نے کہا ایک اس پلنگ پر ایک دن چند لمحے سونے کی جب یہ سزا ہے تو جو زندگی پر سوزا ہوگا اس کا خدا اس کو کیا سزا دے گا، اس کا مالک. تو بادشاہ بادشاہ چھوڑ کر اگر فقیری لے لے تو بتا سکتا ہے کہ بادشاہت میں دل کا کیا حال تھا اور فقیری میں دل کا کیا حال ہے. ارے ہم نہیں بتا سکتے، اگر ہم فقیر ہیں تو بادشاہ تو بتا سکتا ہے نا. 100% اللہ کے اور اللہ کے رسول کی فرما برداری دل کو چین سکون سے بھر دیتی ہے. قرآن کہتا ہے دلوں کا چین اللہ کی، کوئی نہیں بولنے والا ہے، اللہ کی یاد میں ہے. یاد کا مطلب تسبیح لے کر تیسرا کلمہ درود شریف استغفار شام کو صبح پڑھ لیا اور شام کو پڑھ لیا، اس کا مطلب نہیں ہوتا یہ، اس کا مطلب یہ نہیں ہوتا. یاد کا مطلب 24 گھنٹے میں جو عمل ہم کر رہے ہیں اس میں حضرت نبی کریم صلی اللہ علیہ وسلم کا کیا طریقہ ہے، اللہ کا کیا حکم ہے، یہ 24 گھنٹے میں ہونے والے اعمال کو اس انداز سے کرتا ہے تو اس کو کہتے ہیں یاد میں کرتا ہے، اللہ کی یاد میں رہتا ہے. ہم تو تسبیح پڑھ لیتے تھے جب میں اللہ کو یاد کر لیا. تو اس لیے اللہ کی نافرمانی میں بے چینی ہے، بے سکونی ہے، اور فرما برداری میں چین سکون ہے. اس کے ساتھ ساتھ یہ کہہ دیا اللہ پاک نے، اپنی شریعت نے بیان کر دیا کہ تم نکاح کرو تم کو سکون حاصل ہوگا. کیا ہوگا؟ تو ایسا مت کیجئے گا کہ کیا تو سکون حاصل نہیں ہوا تو شاید دوسرا کرنے پر حاصل ہوتا ہوگا. پہلا کیا اور اللہ کے رسول سچے نے فرمایا کہ سکون حاصل ہوگا، تو بجائے اور کوئی راستہ تلاش کرنے کی غلطی کہاں ہے کہ سکون حاصل نہیں ہو رہا ہے، جھگڑے چل رہے ہیں، تو بولے شاید دوسرا کرنے پہ سکون حاصل ہوتا ہوگا. और फिर दूसरे में भी वही हरकत हुई तो शायद तीसरा, जब तीनों ने हमला किया तो ये रुखसत हुए तो तीनों को सुकून मिल गया, इन्हें मिले ना मिले। तो कहे अल्लाह के सच्चे रसूल ने कहा, बीवियों ने कहा कि निकाह करो सुकून मिल जाएगा, इसने तीन निकाह किया तो दुनिया से रुखसत हुआ, हमें सुकून मिल गया। क्या मालूम क्या है, क्यों जी रहे हैं, क्यों निकाह कर रहे हैं, कैसे निकाह होना चाहिए। जो एक ऐसा काम था कि पूरी जिंदगी के लिए दो अजनबी एक हो रहे हैं, एक साथ जिंदगी गुजारना है, ये सवाल ही नहीं हुआ कि अब्बा जरा बता दो तो निकाह में क्या होता है, निकाह के बाद क्या होता है। अगर पूछे बेटा तो तेरी समझ नहीं आता, बेवकूफ, बालिग हो गया, बड़ा हो गया, देखता नहीं घर में कैसे रहता हूं, यही तो होता है निकाह के बाद। अच्छा अच्छा, अब समझ में आ गया, यानी बीवी लाना है तो डांटना है, बस समझ में आ गई बात, क्योंकि अब्बा ने वही करके दिखाया। बेटी ने पूछा अम्मी क्या करना चाहिए, निकाह क्यों हुआ, हमें कैसे रहना है, कैसी जिंदगी गुजारना चाहिए। कहा इतनी बड़ी हो गई, सियानी हो गई, तेरा निकाह करने जाए तो इतना पता नहीं कैसे रहती हूं अम्मी के अब्बा के साथ तेरे। वो एक बोलते मैं दो सुनाती हूं, सुनती नहीं। ये घर के माहौल की तरबियत पे निकाह हुआ, तो जैसा मां ने किया जैसा अब्बा ने किया वही हुआ सब आगे जाकर। ये क्यों नहीं सिखाया गया कि अच्छी बीवी किसको कहते, अच्छा शौहर किसको कहते, अच्छी मंगनी किसको कहते हैं, अच्छा निकाह कैसे होता है, अच्छा निकाह कैसे होता है। हजरत से बुला के मस्जिद में निकाह पढ़ाओ, फिर हजरत को मत बुलाओ, और शाम को रिसेप्शन में ले जाओ सबको, वो बन संवर के वहां से आए, तुम बन संवर के यहां से जाओ। अभी तो शादी वाले दिन का बयान निकाह के बाद ही होगा, अभी तो निकाह की बात चल रही है, इसलिए शादी वाले दिन का बयान आज नहीं कर रहा हूं। जेवर कैसा हो, कपड़ा कैसा हो, चप्पल कैसी हो, अबरुएं कौन से रंग की हों, नेल पॉलिश कैसी हो, ये सब का बयान अभी निकाह के बाद होगा। अभी तो निकाह की फजीलत चल रही है, निकाह की फजीलत के बजाय निकाह के बाद फजीलत है, जितनी फजीलत की चीज को फजीलत बना दिया। फजीलत का क्या मतलब होता है मुफ्ती साहब, रुसवाई। जिसकी बड़ी फजीलत हो उसके बाद फजीलत हो, तो कानून हमने तोड़ा है या अल्लाह अल्लाह के रसूल ने कुछ गलत बताया, अल्लाह मुझे माफ करे, वो तो सच्चे है ना। उन्होंने कहा शादी करो चैन सुकून मिलेगा, शादी करो निगाह की हिफाजत होगी, तो चैन सुकून जो मिलेगा उसका मतलब ये होता है कि तुम वो खुले गुनाह छुपे गुनाह जो आंखों की ख्यानत दिलों के भेदों को अल्लाह जानने वाला बदनिगाही करके, उस बदनिगाह जिसकी बदनिगाही किया उस हसीना की तस्वीर का फोटो खींचकर जो दिल के एल्बम में डालकर और दिल के अंदर जो तुमने आग लगाया था ना महरम को लाकर, ये आग नहीं लगेगी, सुकून मिल जाएगा जब बीवी घर में आएगी तो, लेकिन जब इस नियत से किया तो ना। जब ये मालूम हो कि इसीलिए निकाह किया जाता है ताकि अब तक जो गलत काम किया था ना महरमों को देखा था तो अब नहीं देखेंगे, ताकि सुकून हासिल हो जाए। कितने एल्बम है दिल के अंदर, कैसे एल्बम तो एक ही है बहुत बड़ा, एल्बम तो एक ही है और है बहुत बड़ा। अब हमारे मुफ्ती साहब ने कहा जो आप एल्बम की तशरीह किया आपने बहुत अच्छी है, और एल्बम की तशरीह आपने सुना है, और बनाया कि देखो रजुल बोले तो मतलब कोई मर्द, मर्द रजुल का मतलब, इतनी अरबी नहीं जानते आप, अरे मैं बड़ा पढ़ा लिखा इतना जानता हूं, रजुल का मतलब मर्द, और क्या कहेंगे अल रजुल, यानी उसमें अल लगा दिया तो फिर क्या मतलब होगा, कोई खास मन। तो बम तो वैसे ही बम था, لیکن جس میں تصویریں ڈالا اس کا نام البم رکھ دیا. خاص بم ہے یہ. یہ کیا ہے؟ یہ خاص بم ہے. اور یہ بم کی گرمی دل کو ہر دم بے چین کیے رہے گی. رہے گا کباڑ میں البم لیکن دل کو گرمائے رہے گا. یہ بس گرمی گرمی گرمی گرمی میں بے چینی ہوتی ہے, بے سکونی آتا ہے آدمی گھر میں تو کیا کہتا ہے, ہائے ہائے بہت گرم ہے, ہائے ہائے بہت گرم ہے. اور ابھی میں نے ایک کرتا پہنا تھا رنگین لائننگ والا, ذرا زیرو لوگ آئیں گے تو میں ان کو دکھاؤں گا کہ میں بھی پہنتا ہوں. تو لیکن اس میں ایسی گرمی ہوئی میں نے کہا ہائے ہائے. بیوی نے کہا ایک ہائے میں موجود ہوں, آپ کا ہائے کی ضرورت کیا پڑ گئی. لڑکیاں دیکھتے لوگ کہتے ہیں نا ہائے ہائے ہائے. تو میری ہلیا نے چوک کے پوچھا کہ جب گھر میں میں موجود ہوں تو یہ ہائے کہاں سے آئے, کسی کھڑکی پہ نہیں نکال پڑی کیا؟ میں نے کہا نہیں نہیں معاف کر, میں ایسی بات کام کرتا ہوں, تو جانتی ہے میرے لائننگ والے کرتے نے اندر ہائے ہائے کرا دیا, بڑی گرمی ہے. لا پلین لا پیر بن کے جاؤں تاکہ سفید سفید میں پیر کہلاؤں گا, رنگین میں پتا نہیں کیا رنگین کہلاؤں, اس لیے لا یہ لا. تو گرمی میں کیا ہوتا ہے؟ ہائے ہائے ہوتی ہے. اور جب ٹھنڈک ہو جاتا ہے تو کہتے ہیں ماشاء اللہ سکون ہو گیا. دل کی بے چینی نے کبھی آپ کو ادھر متوجہ کیا کہ کیا نافرمانی خدا کی کر رہے ہیں جو دل بے چین ہے؟ اس لیے البم تیار کیا. یہ آنکھ کے تین کام ہیں. کتنے؟ آنکھ, دونوں آنکھیں دیا اللہ نے, اس کے تین کام ہیں. ہم نے سمجھا ایک کام ہے, اس کے تین کام ہیں. دیکھنا, فوٹو کھینچنا اور مضمون تیار کرنا. کیا کام اس کا آنکھ کا؟ دیکھنا, فوٹو کھینچنا اور مضمون تیار کرنا. فوٹو ہے دیکھ لیجیے. اب ہم آپ سے کہنا محرم کا فوٹو دیکھ لیجیے تو آپ کہیں گے آپ نے ہم کو کیا سمجھ رکھا ہے, جھگڑا نہ کر اس لیے ہم آپ سے نہیں کہتے. اچھا امی کا فوٹو دیکھیے, چلیے امی کا دیکھیے, سوچیے امی کو دیکھیے کیسی دکھائی دے رہی ہے. امی کو چھوڑ کر آئے آپ گھر پہ چھوڑ کر آئے, دیکھیے دکھائی نہیں دکھ گئی نا. اچھا اپنی بیوی کو ذرا دیکھیے, بھلے غصے میں رخصت ہوئے تو دیکھیے تو صحیح. کیا ہر سنڈے لگائے رہتے بابا کے پاس جا رہے بابا, ہم لوگ آپ نہیں ہے کیا بابا بابا لگائے رہتے, چلے بابا کے پاس جائیے آپ, ذرا دیکھیے کیسی دکھائی دے رہی ہے آپ کو. وہ جو فوٹو کھینچ کے آیا, ایک تو سنڈے ملتا ہے اس میں بھی آپ چلے جاتے بابا کے پاس, یہ بابا کیا میں بابا ہی سے شکایت کروں گی. ہنسی ہنسی میں دوستو اتنی باتیں کہہ جاتا ہوں اللہ کی دی توفیق سے کہ اگر سوچیں گے تو اصلاح کے بہت سارے پہلو کھل جائیں گے, ورنہ تو کہیں گے کس کمیڈین کے پاس لے گئے تھے. یہ البم میں دیکھیے آپ, دیکھیے بھنڈی بازار کا جنکشن دیکھیے, میں دیکھ رہا ہوں دکھائی دیا. شالیمار شالیمار ہوٹل کا بورڈ پڑھ لیجیے آپ, دکھائی دیا. ذرا آپ کو اللہ نے حج کے لیے بلایا تھا, آپ دیکھیے مطاف, دیکھیے مطاف جہاں طواف کرتے ہیں. ابھی آپ کعبہ دیکھیے, دکھائی دے رہا ہے؟ دکھائی دے رہا ہے. آپ چلے جائیے مکے, مکے سے آپ مدینہ چلے جائیے, اللہ بلائے بار بار بلائے, مقبول حاضری کی توفیق عطا فرمائے. بعضوں کو اسی پر غصہ ہے, ہر سال کا حج کہاں سے ثابت, ہر سال کا حج کہاں ثابت. اونٹ سے چلیے, جو کھائیے بغیر بستر کے سوئیے, مکان پکا مت بنوائیے, یہ سب سنت ہے, کریے. میرے اوپر کیا اعتراض ہے؟ آپ کیجیے تو کیجیے, آپ بڑے متبع سنت ہے نا. آپ علیہ الصلوۃ والسلام کو کاٹن پسند تھا, آپ علیہ الصلوۃ والسلام کی پسند میں ہے ایک وقت کھاؤں ایک وقت بھوکا رہوں. اور بھی سنتیں یاد ہیں. مسئلہ سیکھا, دین سیکھا دوسروں کو ناپنے کے لیے, دوسروں پہ اعتراض کے لیے, یہ اس لیے سیکھا. اس لیے زندگی خود کوری رہ گئی, دوسرا کہنے سے کوئی توڑا بھی کر دیا گل بن بھی گیا, لیکن یہ زندگی پر کھونا رہا. تو یہ آنکھوں کے کیا کام ہیں؟ کتنے کام ہیں؟ تین, دیکھنا اور فوٹو کھینچنا. اور منگنی میں دیکھنا, تو منگنی میں دیکھا اور فوٹو کھینچا لذت لیا تو جائز ہے؟ علماء سے ذرا پوچھئے, حرام لکھا ہے. جس لڑکی سے نکاح کرنا ہو اس کو دیکھنے کی اجازت اگر شریعت نے دیا ہے اور جا کر دیکھا شہوت کی نگاہ ڈالا फोटो खींच कर लाए और उसे सोचते रहे ये हराम है लिखा है किताब में और अब तो दिखाने के बाद दोनों के हाथ में मोबाइल है इतनी बातें होती हैं कि चड्डी भीग जाती है अंदर की बदली करना पड़ता है मैं तो बेहया आदमी हूं बेशरम आदमी हूं इसलिए खोल कर बयान करता हूं खोल के देख लीजिएगा जाके कि गलत कह रहा है सही कह रहा है बदनिगाही ने कंट्रोलिंग पावर इतना छीन लिया है कि मर्दानगी बाकी नहीं रही इसलिए घर में जब बीवी लाया तो अल्लाह ने शरीयत बयान कर दिया देख निगाह निगाह की हिफाजत करना ताकि इसका हक अदा करे तो सुकून मिल जाएगा सुनिए बहुत अहम नुक्ता है देख घर बीवी लाया अब बदनिगाही मत करना आंखें झुका के चलना वरना तेरी मनी में पतलापन पैदा होगा और तू बीवी का हक अदा नहीं कर सकता पहले फारिग हो जाएगा फिर वो भी बेसुकून होगी तू भी बेचैन होगा वो मुतालबा कुछ करेगी तू दे ना सकेगा जिंदगी उजड़ जाएगी इसलिए कहा निकाह निगाहों की हिफाजत के लिए लेकिन कहा निकाह का बयान कब करना है जब मौलवी साहब आ गए हजरत आ गए हजरत जरा आप बयान कर दीजिए क्योंकि हमें टाइम पास करना है दूल्हा अभी आया नहीं है निकाह का बयान तो हमारा इसलिए है निकाह का बयान इसलिए कहा है कि निकाह करने से पहले समझा दिया जाए कि शरीयत ये कहती है निकाह करके लाया सुकून मिलेगा पंखा लगाया हवा मिलेगी सुकून नहीं मिल रहा है निगाह नीची करता तो सुकून घर में आता वरना इस निगाह ने तीन काम कर लिए फोटो खींचा एल्बम बनाया और महफूज कर दिया किसी को पता नहीं आंखों की से हराम की हुई चीज को तस्वूर में लाकर दिल में लज्जत लिया अल्लाह के सच्चे रसूल की दुआओं में देख लीजिए और अल्लाह के पाक कलाम में पढ़ लीजिए कि इन गुनाहों से बचने के लिए अल्लाह ने कैसे डराया तेरे दिलों के भेदों को जानने वाला हूं जो तू कर रहा है दुनिया से छुपाए मैं जानता हूं इस बेचे इस कानून के तोड़ने से बेचैनी आएगी बेचैनी कैसे आएगी कि इसका असर यह होता है लेबू देखो तो जबान में पानी आता है कटा लेबू देखो जबान में पानी आएगा अरे बोलो अगर वेल्डिंग हो रही है वेल्डिंग और कोई आदमी उसे खड़ा रहकर देखता रहे तो क्या होगा अरे बोलो सुभानअल्लाह वबिहम्दिही पढ़ दूं नहीं अच्छा लग रहा है तो भैया बोलो टॉपिक चेंज कर दो तो हम टॉपिक भी चेंज करना जानते गियर बदल जाए दूसरी तरफ चले जाए लेकिन हमें निकाह करना है इसलिए कह रहा हूं अभी नहीं निकाह की बात करके ऐसा करना है कि निकाह के बाद जो नाफरमानियां होती उससे महफूज रहेंगे अल्लाह राजी हो जाएगा तो वहां 70 निकाह करेगा कितना हम 70 निकाह के चक्कर में आप एक निकाह की बात कर रहे हैं अरे निकाह होगा ना ईमान वाले का कितना निकाह होगा कम से कम कितना 70 तो होगा ना हम तो उसके चक्कर में पड़े हैं आप किस चक्कर में पड़े यही होती अभी होती रुखसती भी अभी होती जब हो गई तो सुबह में कहा शबे वस्त्र और इतनी मुख्तसर शबे वस्त्र और इतनी मुख्तसर दिन गिने जाते थे इस दिन के लिए जरूरत पड़ी एक दफा आप सब अरे सैयद साहब आप कहां तशरीफ लाए मेरा बयान सुनने के लिए सुन रहे हैं क्या क्या बोलता हूं जुनून है इश्क में क्या क्या लुट गई उम्मत लुट गई दीनदारों का हाल बुरा है तो बेदीनों को तो छोड़ ही दो दीनदार जिस पे निगाह डालता है सबकी कमियां देख रहा है वैसा कम वैसा कम वैसा कम और आपके पास ये बैठकर जो समझा रहा है अगर इसने भी कमियां ना देखा होता तो क्यों बोलता अल्लाह करे मैं मेरी कमी देखूं मेरी दुरुस्त हो जाए और आप अपनी देख लें अपनी दुरुस्त कर लें अल्लाह ताला इस मौजू को इसलिए चला रहा है कि उसका दीन है सबके हिफाजत करना है इसलिए कितने नौजवान लोग खुश हो रहे हैं कि काम का मजमून मिल रहा है क्या हमें निकाह से पहले बात समझाई जा रही है कि निकाह क्यों करना है निकाह से क्या फायदे हैं निकाह इसलिए करना है कि सुकून मिल जाए सुकून ना मिले तो कोई कसूर है सुकून क्यों नहीं मिला जो निकाह के जो नीचे करने का काम था वो निकला तीन काम है इसके कितने हैं دیکھنا اور فوٹو کھینچنا, مضمون تیار کرنا, اور کیا ہے, اور کیا ہے, یہ تو مضمون تیار کرنا تو آپ لوگ کو ہوتا ہی ہوگا, اس لیے کچھ ٹریننگ ضرورت تو ہے نہیں, نہیں ہوتا. تو چونکہ یہ گزری باتیں رہتی ہیں, پہلے بیان کی رہتی ہیں اور ایسا ہو چکا ہوتا ہے, اس لیے ویسے سنا دو, ورنہ نئے نئے بھی بہت سارے مضمون ہیں, لیکن وہی سن لیجیے. دو دوست جا رہے تھے, نگاہ پڑی اوپر ہولڈنگ پہ, ہولڈنگ ہولڈنگ کتنے فٹ پہ لگائی جاتی ہے, ہولڈنگ کتنی ہائٹ پہ لگتی ہے, 12, 15, 20, 25, 30, 50, جہاں تک پہنچ جائے, جہاں تک پہنچ ہو جائے تاکہ دکھائی دے. اور نگاہ نیچی کر کے چلنا ہماری عادت ہے, اس لیے ہم نے کوئی ہولڈنگ نہیں پڑھا, آج تک آپ نے پڑھا نہیں ہوگا نا کوئی ہولڈنگ, اس لیے کہ آپ کی عادت ہے ماشاءاللہ ایسے جاتے, اس لیے آپ کو پتا نہیں کیا اسکیم آئی, کیا اسکیم آنے والی ہے, کہاں کیا پروجیکٹ چل رہا ہے, کچھ پتہ نہیں نا, تو نہیں معلوم نا اپنے لوگ کو. یعنی ہم نگاہ نیچی کر کے چلنے والے ثابت ہو گئے, یا نگاہ اونچی کر کے چلنے والے ہیں, کیا ہے, ساری ہولڈنگ ساری بورڈنگ سب کا پتہ ہے. تو ہولڈنگ پر کیا تھا, کیا دے گا, ارے سچن کا فوٹو ہے, کس کا, سچن جانتے ہیں آپ لوگ, اس لیے اس کا نام لے رہا ہوں, سچن جانتے ہیں نا, سورت کے پاس انڈسٹریل زون, ٹیکس فری, ارے بولو, اس میں بھی تینڈولکر لگا ہے, کر مطلب ٹیکس فری, سچن کا مطلب وہ پلیئر, اب تو سمجھ گئے نا آپ لوگ, ارے انہیں پہلے سے سمجھ رہے تھے, آپ کیا نہ سمجھ سمجھتے ہیں, آپ بھی شریف بھائی جو باتیں سمجھ لیے, خالی اشاروں پہ کہہ کے چلا جلے جائے کیجیے, اچھا معافی چاہتا ہوں بھائی, سوری. دیکھنے کا دیکھا, کیا نصیب لایا ہے, نگاہ پڑی تینڈول پر, تینڈولکر پر, تو کیا ہوا, کیا نصیب لایا, پہلے تو کرکٹ میں اتنا انعام پایا, کروڑوں اربوں روپے کمایا, اور ابھی آج کا ایڈورٹائزمنٹ میں تو کیا کیا اس کو مل رہا ہے یار. بولے ہاں یار نصیب سے اس کو کہتے ہیں, اپن تو بن نہیں کر سکے کرکٹر, اپنی اولاد میں کسی کو ضرور کرکٹر بنانا چاہیے. کیا مضمون تیار ہو رہا ہے, کیا مضمون تیار ہو رہا ہے, تیار نہیں ہو رہا ہے, ارے آپ کو بھی کبھی کچھ ہوا کہ سب ادھر ہی ہوتا ہے, آپ لوگوں کو مضمون تیار ہوتا ہے, نہیں تیار ہو, وہ تو ہوتا ہی ہے, تو اللہ نے بنایا اسی کام کے لیے, اس کو یہ آنکھیں دیکھے گی, فوٹو کھینچے گی اور مضمون تیار کرے گی. اچھا یہ مضمون اگر آپ کی سمجھ میں نہیں آتا تو میں آپ کو تو نہ کہوں, اپنے کو کہہ دوں, کہہ دوں ادھر سے نکلی, ادھر سے گزری, وہاں پہنچی آنکھوں کے سامنے, نگاہ پڑی, زلفیں ٹکنے تک, اوپ ہو نہیں نہیں نکلی معلوم ہو رہی ہے, اتنی بڑی زلفیں تو کسی کو ہوتی نہیں, یہ ہوگی زیادہ تر کمر تک ہو سکتی ہے, قد بہت اچھا ہے, اتنے میں پلٹ کو اس نے دیکھا, او ہائے اس کا چہرہ کتنا خوبصورت ہے, وہ ناک دیکھو کیا کھڑی کھڑی ہے, آنکھ بڑی بڑی, اللہ کا شکر ہے لڑی نہیں یہیں کر رہ گئی, کھڑی کھڑی رہی, بڑی بڑی رہی, لڑی نہیں اس سے بچ گئے, ورنہ خدا جانے کیا ہو جاتا. دن بھر میں کتنی عورتوں کو دیکھ کر کتنے مضمون تیار ہو رہے ہیں, کیا جھوٹ کہہ رہا ہوں, میرے جیسا دکھا, مضمون قسمیں ہیں, میرے جیسا دکھا, دور سے دکھا, اس کی ٹوپی بتا رہی ہے خان کا ہی آدمی ہے, دوست سے کہا دیکھو آ رہے مولانا صاحب, لگتا ہے خان کا ہی آدمی ہے, آج کل سب نام ہے نا, یہ خان کا ہی ہے, وہ تبلیغی ہے, یہ نقشبندی ہے, یہ چشتی ہے, ایک مسلمان نہیں ہے, یہ ہمارے نہیں ہے, کیوں, ہم چشتی ہیں, اور یہ کون سے ہیں, یہ فقیر ہیں, اور یہ کون سے ہیں, اور یہ قادری ہیں, اور یہ کون ہے, بولے جمت بولے ہاں آنے مت دینا ان لوگوں کو, کسی کو گھسنے مت دینا, ورنہ دل بنانے کی بات کرنے لگیں گے, آپ ان بات بنانے کی بات کرتے ہیں, ہاں اپنا ان کا جوڑ نہیں بھائی, ہاں سمجھ لینا, جس کو لگے لگے سہلاؤ اور توبہ کرو, کہاں گیا آصف؟ تو مضمون نہیں بنتا. ارے بھائی تجھ کو کیا بتاؤ، کوئی خانقاہ ہی ونقاہ ہی نہیں، یہ اپنا تبلیغی ساتھی تھا، کام سے گیا، مضمون بنا نہیں بنا. ارے بولو، ارے بولو نا، ہاں ہوتا ہے. وہ دیکھو افتخار بھائی آؤ تھے، کہاں افتخار پہلے بہت تبلیغ ہوگی میں جات رہے، اب آج کل جب سے وہ مولانا قمر جمع صاحب آ گئے نا یہاں، تب سے ان کا رنگ کچھ بدل گیا ہے. مضمون بنا نہیں بنا، کیوں افتخار بھائی بنا نہیں بنا؟ تلوجا سے گزرے، تلوجا سے گزرے، بریانی کی دکان جو سونی پڑی اس پہ نگاہ پڑی، مضمون بنا. یہ ایک دکان ہے نا، ایک زمانہ تھا یہاں پر لوگ بمبئی سے کھانے آتے، مضمون بنا. ارے ہاں یار ہو تو گیا، مگر ابھی زبیر کو دیکھو، مٹائی والے کو، کیا دولت یہاں برس رہی ہے. ابھی چند سال پہلے تو کوئی چھوٹا سا آدمی تھا، یہ نہیں بنا مضمون. کتنا سناؤں آپ کو، اور اس کے نقصانات یہ ہے کہ جب اس مضامین کو پڑھنے کو لگتا ہے تو اللہ کو بالکل بھول جاتا ہے، مضمون میں الجھ جاتا ہے. اللہ چاہتے نگاہ نیچی کر کے چلو تاکہ یہ سب مضامین نہ آئے، تو میری عطاؤں کے مضامین کو سوچو گے اور کل میری محبت سے بھر. کیا رونا رہا ہوں اور رونا رہا ہوں اپنی دینداری کا، کہ نام کی دینداری رہ گئی، یہ حقیقت سے کوسوں دور ہو گئے، ایک نقلی دینداری لے کر گھوم رہے ہیں. نقلی دینداری دینداری دینداری دینداری. مولانا نے کہا میرا بھائی بھی مولوی ہے، سادہ نکاح ہوگا تو دیندار. صاحب نے کہا کہ نہیں یہ تو نہیں چلے گا. نکاح کے لیے کیا چاہیے؟ نکاح کے لیے چاہیے دو رخ چاہیے. کیا چاہیے؟ دو رخ چاہیے. ہم کہیں پکے مسلمان ہیں، کہیں مسلمان کو شرم آوے ہم ایسے مسلمان ہیں. نکاح تو حضرت کی پڑھائیں گے، اس لیے حضرت کی دعوت. اور آج کل حضرت لوگ بھی ماشاء اللہ الا ماشاء اللہ، بھیڑ چلتی ہے بھیڑ. غریب کھانا نہیں کھلا سکتا، غریب حضرت کو اپنے دروازے نہیں بلا سکتا، مالدار ہی بلائے گا. اور مسئلہ پوچھے بغیر کمایا ہے، حرام شامل ہے، دبا کے کھایا ہے. کتنے آئیں گے حضرت ساتھ میں؟ کہ تو کیا پوچھتا ہے کتنے آئیں گے؟ تو کسی اور کا مرید ہے یا میرا مرید ہے؟ حضرت توبہ توبہ، میں کسی کا مرید کا سر، میں آپ ہی کا مرید ہوں، یہ آپ نے کیسے سمجھ لیا؟ پھر تو حضرت کو بلاتا ہے، پھر اس میں قید لگاتا ہے کتنے آئیں گے. ارے حضرت معاف کیجیے مجھے نہیں معلوم تھا، اللہ کی شریعت میں ہر جگہ قید ہے مگر حضرت کی دعوت میں کوئی قید نہیں. ماشاء اللہ سبحان اللہ، اللہ کی شریعت میں ہر جگہ قید اور حضرت کی دعوت میں کوئی قید. ایک جگہ پہنچا عشاء کے وقت، ایک حضرت کی گاڑی بڑی تھی انووا. انووا کتنی سیٹر ہوتی ہے بھائی؟ آٹھ سیٹر، آٹھ سے بڑی بھی ہوتی ہے مگر اس میں دس بیٹھ جائے گنجائش رہتی ہے، بڑی ہوتی ہے. ایک عابد بیٹھا، ایک میں بیٹھا، ایک وہ بیٹھا کرسی سر کا چھوٹا والا لڑکا، تو چار کی جگہ تو چھ ہی بیٹھ جائیں گے. تو گاڑی بھری تھی، حضرت باہر کھڑے تھے، کہنے کا بیٹھ جائیے. تو میں نے کہا حضرت آپ کے ملنے آیا ہوں، بیٹھ جائیے گا مطلب مجھے آپ کہیں لے جانا چاہتے ہیں. انہوں نے ہاں ایک جگہ دعوت ہے، وہ جانتے ہیں کہ بڑا بدماش ہے یہ بمبئی والا. تو ہم نے کہا کتنوں کو بلایا ہے؟ وہ مشہور ہیں کہ کتنے بھی آئیں گے، وہ حضرت ہیں مگر مشہور ہیں کہ کتنے بھی آئیں گے، اس لیے دو چار دفعہ کھلانے والا تھک جاتے. پھر کہتے حضرت میں ذرا مشغول ہوں. حضرت ارے بھیا دعوت وعوت نہیں دی ہو، کیا بات ہے؟ تین مہینہ ہوئے گا. وہ کہ حضرت ذرا کام رہتا ہے آج کل، ذرا ذرا مشغولی ہے، ذرا بیوی کی طبیعت، طبیعت تو ہر بیوی کی خراب ہے، اس لیے کہ شوہر کامن لی ہے تو بیوی اچھی کہاں رہے گی؟ کوئی بیوی صحت مند ملتی نہیں. جس بیوی کو پوچھ لو سب کی، تو آپ کا سب کی بیوی کی خیریت پوچھتے ہیں. دیکھو کیسی سمجھداری کی بات کیا کہ جس بیوی کو پوچھ لو تو یہ سوال ہوتا ہے کہ حضرت سب کی بیوی کی خیریت پوچھتے ہیں. ہم نے کہا کہ کتنے کتنوں کی دعوت ہے کہیں بیٹھا کیا مطلب ارے بیٹھو کہاں چکر میں پڑے ہو اس کا مطلب یہ ہے یہ بیٹھا جو ہے نا خالی یہ بیٹھا نہیں ہے ہم جو گاڑی میں کہہ رہے ہیں ارے بیٹھا یعنی ارے بیٹھ جاؤ بیٹھ جاؤ اس کا مطلب یہ ہے کہ کہاں چکر میں پڑے ہو کتنوں کی دعوت ہے ہم نے کہا نہیں آپ مجھے بتائیے کتنوں کی دعوت کہنے کے دس آدمی آپ کو لے کے ارے کہا کہ مجھ کو چھوڑ کر ہم نے کہا ہو سکتا ہے یہ انڈرسٹوڈ ہو کہ دس کی جگہ گیارہ آئیں گے ہم کو ہمیں گنتی کرنا میں تو ویسے ہی اللہ والا بزرگ ہوں تھوڑا سا کھاتا ہوں میری کون سی گنتی اللہ والا کم کھاتا ہے نا کہنے لگے شکیل بھائی جب سے آپ کی بیوی بیمار ہو گئی تو کباب پراٹھا ہی کھلانا چھوڑ دیا ہم نے کہا اب پھر کیا کروں وہ تو بیمار ہے کہنے لگے عبداللہ کے نکاح کر دیجئے تاکہ بیوی آئے بہو آ جائے گی تو کھلائے گی کتنا فساد ہے نیت میں یہ حضرت کا مشورہ ہے ایک حضرت کا مشورہ ہے ایک حضرت کا مشورہ ہے کہ لڑکے کا نکاح کر دیجئے تاکہ آگے پراٹھا کباب ہم کو کھلایا کرے گی میں نے کہا میں تو اس نیت سے نکاح نہیں کرنے کا ہوں میں تو ہرگز اس نیت سے نکاح کروں گا نہیں کہ میری بہو آگے مجھے پکائے کھلائے وہ پکائے کھلائے وہ جانے اس کا کام مگر یہ فساد والی نیت سے نکاح کروں کہ آئے گی کھلائے گی پکائے گی میں بالکل نہیں کروں ہرگز نہیں کروں اور نہ کیا نکاح کیسے کیسے ہوئے آج وہی سوچ رہا تھا سب بیان کروں مگر اب تو گیارہ بیس ہو رہے اور ایک گھنٹہ بیس منٹ ہو گیا اس لیے اب نکاح کیسے کیسے کیا اس کا تو نہ کروں بیان تھوڑا سا اور تھوڑی سی اور کچھ باتیں جو اللہ توفیق میں کہہ دوں کیونکہ اس کی بڑی ڈیٹیل ہے اور ڈیٹیل میں نہیں جائیں گے تو آپ کو مزہ نہیں آئے گا اس لیے تھوڑا سا اس کو آئندہ پر مؤخر کریں گے اور ایک اعلان بار بار یہ ہو رہا ہے کہ ایک بیان نکاح کا ہوگا اونلی فار اب بولو ارے بورڈ تو پڑھتے ہو نا ہولڈنگ بورڈنگ تو سبھی جانتے ہو کیا اونلی فار ایڈلٹس کہنے لگے پتہ نہیں کب بیان کرے گا ہر بیان اسی نیت سے سننے آتا ہوں کہ شاید آج بیان ہو جائے گا وہ تو ہوتا ہی نہیں پتہ نہیں کیا کیا ہوتا ہے ہم بھی کھلاڑی ہیں دوست اب ایسے نہیں مانیں گے دیکھو جس اللہ کو حساب لینا ہے اسے کچھ چھپا نہیں ہے وہ سب جانتا ہے آنکھیں کیسے اٹھتی ہیں وہ جانتا ہے دل میں کیا سوچتے وہ جانتا ہے اس کا ڈر کتنا ہے وہ جانتا ہے نڈر کتنے ہیں وہ جانتا ہے اس کا بن کے جینے کی نیت ہے کہ نہیں وہ جانتا ہے اس کا بن کر جینے کی نیت تو ہے نہ شیطان بیچ میں آ جاتے ہیں تو بہت پچھتاتا ہے روتا ہے وہ جانتا ہے اس سے کچھ چھپا نہیں ہے کم سے کم یہ نیت تو کر لیا جائے کہ ہم اسی کے بن کے جیے اور جہاں جہاں رکاوٹیں آئیں گی ہم کسی ایسے کو جو اس راستے سے واقف ہوگا اس سے پوچھیں گے کہ نفس شیطان ایسی ایسی رکاوٹیں ڈالتا ہے کیا کیا جائے تو آپ بتائیں گے ایسے لوگ ہیں جو نفس شیطان سے لٹے ہوئے کسی بڑے سے علاج کر کے ان کے دھوکوں پر قابو پا جانے کے بعد ایک تجربے کی ایسی زندگی رکھتے ہیں کہ جو لٹ کر جائے گا اس کو اس لٹنے کا راستہ کیسے بدل دیا جائے لٹنے سے کیسے چل بچ جائے جو بتائیں گے ایسے ہیں اس لیے ہم ارادہ کریں ہم اللہ کے بن کے جیئیں گے اسی پہ جیئیں گے اسی پہ مریں گے اس کا بننے کے لیے رسول کا ہونا ضروری ہے یعنی نبی کے نہیں ہوں گے تو رسول اللہ کے نہیں ہو سکتے اور نبی کا بننا اتنا آسان کہ آپ تصور نہیں کر سکتے مالیگاؤں میں بیان ہوا تھا میں جاتا نہیں ایک دفعہ گیا ہمارے دوست آئے ہیں وہ بہت اصرار کر رہے ہیں کہ بہت لوگ بلا رہے ہیں چلو چلو چلو کب چلیو بتاؤ اور ہم انہیں بتا کے دیتے ہی نہیں تو اس بیان میں ایک جگہ بیان ہو گیا تھا بڑا مدرسہ ہے کیا نام اس کا ہمیں بتا نہیں وہ جو ہے مہد ملت میں بیان ہو گیا تھا تو مہد ملت میں تو بہت بڑے بڑے لوگ تھے ایک سے ایک علماء وہاں موجود تھے लेकिन आदमी गाते गाते गवैया हो जाता है तो किसी भी मजमे में बैठा बैठा तो गाना ही शुरू कर देता है। तो हम भी ऐसे ही छह नंबर बोलते बोलते कुछ गवैया जैसे हो गए, तो हमने वहां भी खूब राग अदा किया जोर जोर से। और पूरे गुना बयान का खुलासा यह था कि उलमा बढ़ो, तबलीग के काम को अपने हाथ में ले लो, मेरे जैसे जाहिल लोगों के लिए तुम्हारी सरपरस्ती बहुत जरूरी है। यही तो खुलासा था। हमें याद है हमने क्या कहा था, बयान बहुत सा उस मफहूम को बयान कर सकते हैं अभी कि वहां क्या बयान किया था। फिर पता चला और मुआयदा हुआ था मालेगांव वालों से, और मुआयदे के इतने कच्चे निकले ये, दीनदारी में पक्के मुआयदे में कच्चे, ये है हमारी दीनदारी। वाह भाई वाह। तो ये तय था कि बयान सिर्फ एक होगा और मजलिस असर के बाद जहां बैठूंगा चाय वाय पीऊंगा लोग आएंगे सलाम सफा होगा, उस वक्त कुछ अल्लाह तौफीक देंगे तो बोल दूंगा, वरना बयान एक होगा। कहा सब, सब कहा जितना मैंने, सब पर जोरदार हां हुई। क्या हुई? हां हां। वो हाव हाव नहीं था जो समझ में ना आता, क्या हजरत हमने तो हाव हाव किया था आपको समझ में नहीं आया, हाव हाव भी होता है ना एक जगह हिंदुस्तान में, तो वो हाव हाव नहीं था वहां, तो हां हां था। अगर कोई हैदराबाद का हो तो नाराज ना हो, वो तो अपना अपना कल्चर अपना माहौल, तो वहां गए तो सब भूल गए, उतरते ही बयान चालू हो गए। तो रात को फिर एक बयान और मस्जिद में, और पता नहीं क्या एडवर्टाइज किया था कि बड़ी भीड़ थी, बड़ा मजमा था, मस्जिद नीचे ऊपर पूरी भरी हुई, सामने रोड पे लोग खड़े हुए। हमारे हजरत फरमाते दलाल अच्छा हो तो खराब माल की भी कीमत लग जाती है, दलाल अच्छा हो तो खराब माल की भी कीमत लग जाती है। एडवर्टाइज खूब हो जाए और माल में कोई दम ना हो तो भी माल कुछ ना कुछ तो बिक ही जाता है, कंपनी को नफा हो ही जाता है, और हमको भी नफा हो गया था इसलिए लोगों ने ट्रेन का टिकट निकाल के दिया था ना, दिया था भैया, नहीं दिया था, नहीं लिया था हमने, ये मत कहिएगा फर्स्ट क्लास का टिकट था, अपने पैसे से गए थे, अपने पैसे से आए। तो वहां दूसरी मस्जिद में रात को बयान था, तो मदरसे के बड़े हजरात माशाल्लाह मुफ्तियाने कराम बैठे थे बाजू में इधर इधर ऐसे ऐसे, तो उनको हमें इसलिए याद आई कि हमने अभी आपसे कहा था कि इरादा कीजिए अल्लाह के बन के जी, कहा था। फिर हमने आपके सामने जुमला किया कि अल्लाह का बनने के लिए नबी का बनना शर्त है। फिर आपके सामने अर्ज किया कि नबी का बनना आसान तरीन काम है। इसलिए मुझे मालेगांव याद आया कि जब मैं वहां बैठा बयान शुरू करने से पहले और थोड़ा सा अभी थोड़ी सी तमीजी बात हुई, तो उसमें हमने कहा दीन आसान है, बहुत आसान है, बहुत ही आसान है, इतना आसान है आप सोच नहीं सकते, तसव्वुर नहीं हो सकता, गुमान नहीं हो सकता, आसान ही आसान है, इससे ज्यादा आसान कोई चीज नहीं है। जब इतनी दफा आसान कहा तो मुफ्तियाने कराम जो बैठे थे सब मुस्कुराए, कहने लगे आप किसको मुश्किल नजर आएगा जब इतना कह दिया तो। अल्लाह की कसम आपके सामने भी कहता हूं, नबी की इत्तबा आसान है, आसान है, आसान है, आसान तरीन है, दूसरे तरीके में मुश्किलात है, नबी के तरीके में आसानी है, इतनी आसानी है कि आप सोच नहीं सकते। देखिए एक निकाह ये है, एक निकाह ये है कि जिसमें कार्ड छपवाया जाए, पहले तो मजमून तैयार कराया जाए कार्ड का, तो मजमून आप लोगों को मजमून बनाना आता है ना, आप लोग जिसका जिसका निकाह इसमें हुआ सबको मजमून बनाना आता। अच्छा आप अब्बा हैं, बेटे का मजमून तैयार करना, तो कहने वो अदीब साहब है उनके पास चलो, किसके पास, तो निकाह में अदीब साहब की क्या जरूरत पड़ी, बोले मजमून वो बनाएंगे, मेरे लगते सिगर नूरे सिगर नूरे नजर और क्या, अब वो बने हमको तो आता नहीं, तो अदीब साहब के पास चलो, फिर मजमून तैयार करेंगे। फिर उसके बाद आपके इंतजार के लिए कल मैंने ममनू ने चश्मे भरा और क्या आया आपका, तो उन्हें आता नहीं, इसमें कोई अजीब हो तो बता दे कैसे कैसे लिखा जाता है, आंखें मुंतजर मुंतजर और दिल इनकार करता है, नहीं नहीं इकरार करता है, आएंगे तो लिफाफा लाएंगे, ऊपर इखलास के साथ बुला रहे, नीचे जज्बा, नीचे जज्बा लिफाफे का भी है, कुछ अंडर अंडर टेबल होता है, अंडर लिफाफा भी होता है, अंडर मजमून भी होता है, और अंडर बियर भी होता है। अभी निकाह होने वाला है इसलिए अंडर बियर का तस्करा कुछ भी नहीं, अभी तो ये मसमून तैयार करेंगे। कौन अदीब साहब यार, अपने मोहल्ले में कोई अदीब है क्या? नहीं, अदीब की तुमको क्या जरूरत पड़ी? बोले निकाह करना एक मजमून तैयार करना है। अच्छा, तो मौलाना साहब है ना, उनकी बहुत अच्छा लिखते भी हैं और मजमून भी बहुत अच्छा है। बोले कौन? बोले भाई ना देखो ना, मुफ्ती अमीन साहब वहां रहते हैं। अब चलो, अब मुफ्ती अमीन साहब से कहा एक निकाह का मजमून तैयार करना है। मुफ्ती अमीन साहब ने कहा मैंने निकाह का मजमून अपने लिए तैयार नहीं किया था, हमें तो आता नहीं, ये निकाह का क्या मजमून है जरा बताइए तो सही। आसान दीन यूसुर, कितना आसान है निकाह से पहले कितनी आसानी हो रही? देखो आसानी है, ये आसानी है, तो इसका मतलब अगर आसानी नहीं तो ये दीन नहीं कुछ और है। आसानी है तो दीन है, और आसानी नहीं तो दीन नहीं। अल्लाह के सच्चे रसूल फरमा रहे हैं, किताब बोल रही है, वो बुजुर्गान दीन में किसी का मकबूला है, आप हमें बता दीजिए। अब दीन यूसुर क्या है? देखो मुफ्ती साहब करे बुखारी की हदीस है, जिनको बुखारी का बुखार होता है वो तो मानेंगे, बुखारी की भी नहीं मानते, उनको पूछा बुखारी का नाम बता दो तो कहने लगे नाम नमूद के नापाक जज्बे सलमा हिफाजत फरमाए। हमने कहा तो बिल्कुल सलमान गीदा की वादी वाली बात है, करीना हो के करिश्मा हो के ऐश्वर्या हो के माधुरी, ये बिल्कुल वैसी बात है कि मेरी बेगम इनकी तस्वीर को मेरे बटुए में देखकर तुम नाराज मत होना, क्योंकि मैं इन्हें इस नियत से देखता हूं कि मर्द मोमिन की निगाहों से बदल जाती है तकदीरें कि शायद ये तौबा कर लेंगी। सब धोखा, किसको धोखा? खुद को धोखा, अल्लाह को धोखा, अल्लाह के रसूल को धोखा, माशरे वालों को धोखा, मां बाप को धोखा, दीनदारों को धोखा, के बेदीनों को धोखा, अल्लाह की कसम खुद को धोखा। नब शैतान ने लूट लिया, कंगाल कर दिया, सोचने की सलाहियत लेकर चले गए। अरे शादी कार्ड की क्या जरूरत है तो बताओ, शादी कार्ड की क्या जरूरत? और मुझे मसला पूछने का पूछना पड़ेगा मुफ्ती अमीन साहब, मुफ्ती अब्दुल रहमान साहब, मुफ्ती अब्दुल रहीम साहब और दूसरे मुफ्तियाने हजरात यहां मौजूद हैं कि मैंने एक भी कार्ड नहीं छपवाया, दो बेटियों और तीन बेटों का निकाह किया, हुआ कि नहीं हुआ? हुआ कि नहीं हुआ? हाल भी मुख नहीं किया, बेहाल भी नहीं हुआ, निकाह हुआ कि नहीं हुआ? अभी तो तफसील आएगी, लेकिन दीन आसान है। अब मजमून तैयार हो रहे हैं, क्या हो रहा है मजमून, तो उसमें कुछ लिखा जा रहा है, सब वैसे ही लिखा जाए। इतने लाख रुपए खर्चा किया है, बड़े बड़े लोगों को बुलाना है, बड़े बड़े लिफाफे मिले। मैंने आपको सुनाया बहुत से लोग नए सच कहते हो, बगैर मोबाइल का ही कहता हो, अल्लाह झूठ से बचाए, 30 साल पुरानी बात तो यकीनन हो गई होगी, ये शायद 77-78 की बात होगी, 78 की होगी तो कितने साल हो गए होंगे, हो गए ना 34 साल। जहां रहा करता था सांताकोज में, वहां मोहल्ले में एक साहब से मेरा कुछ नमाज की वजह थोड़ा सा ताल्लुक हो गया था और थोड़ी और तुरबत हो गई थी, तो उनके घर पे आना जाना था, उनकी लड़की का निकाह हुआ था। तो दूसरे दिन मैं उनके घर पहुंच गया सुबह में, तो गया तो हाल में बैठे थे, तो हाल में आए तो मैं घंटी बजाया तो उठकाया, दरवाजा खोला, जरा परेशान से थे चेहरे से कि भाई कौन आ गया, कौन बेवक्त आ गया, तो मुझे देखा तो खैर आप हैं, अच्छा तुम हो कोई बात नहीं, मैं तो सोचा पता नहीं कौन आया इसको, आओ आओ आओ आओ। आ गए तो देखा जैसे मैयत हो जाती है तो ऊपर से चादर डाल देते हैं ना, वैसे लिफाफे सब छुपा के आए थे कि कोई दूसरा हुआ बैठाना पड़ेगा तो दिखाई तो ना दे, इतना लिफाफा मिला है इनको। तो लिफाफे जो बेटी की शादी में मिले ना कल, वो फैलाया ना, गिन रहे थे, देख रहे थे, तो जब हमको रिसीव करने के तो पता नहीं कौन का बैठाना होगा, इसलिए लिफाफा तो छुपाना पड़ेगा चादर से, आए तो बेवक्त है, मैं लिफाफा गिनता था, लेकिन कहना तो यही पड़ेगा आइए आइए माशाल्लाह बहुत अच्छा हुआ है सुभानअल्लाह, आइए आइए चाय, ये लिफाफा है नहीं हमारे अंदर, है भरा मगर है बैठाया। मैं आपसे सच कहता हूं ऐसे फाड़ते जाओ, क्योंकि खोलने में तो बड़ी देर लगेगी, बेसब्री, नोट पे निगाह पड़ेगी तो कुछ कुवत हासिल होगी, है नोट पे निगाह पड़ती तो कुवत हासिल होती है। राजस्थानी ने लिखा है जैसे सेब खाने से दिल को फरहत हासिल होती है, बादाम खाने से हासिल होती है, वैसे नोट हासिल होती है तो फरहत हासिल होती है। इसीलिए सेठ सेठ का चेहरा देख लो, सीजन के टाइम में दोपहर का खाना जो 2 बजे होता था, 4:30 बजे खाना खाए बगैर चेहरा मुरझाया नहीं है, बल्कि गाल लाल लाल हो रहे। पूछा क्या हो रहा है, आज तो बहुत ठंडा हुआ भाई, आज तो अभी तुम अच्छा तुम ऐसा करो बाद में मिलना जरा, अभी भी बड़ी गिराकी है। बोला भाई साहब इतना तो बता दो खाना खाया क्या, चेहरा बहुत सुर्ख हो रहा है, क्या खाया है। कह रहे खाना ही नसीब नहीं है। तो बोला जना माल देखकर भी लाल होता है गाल, आया माल गाल हुआ लाल। और खोलते थे जी बाबा, ऐसे खोलते थे फटाफट फाड़ते थे। जहां 5 रुपया देखा, 30 साल पुरानी बात बता रहा हूं आपको, 10 रुपया देखा तो एकदम उनका चेहरा बदल जाता, यानी फाड़ने को भी तैयार नहीं कि निकाल तो इसको पड़ा रहने दो, पहले वो बड़े बड़े नोट दिखाई देने दो। अल निकाह मिन सुन्नती, निकाह मेरी सुन्नत है, और ये बाबा फाड़ना वो नहीं लिखा मजमून में अजीब साहब ने, नहीं फिर जोड़े फिर तोड़े फिर दौड़े फिर अब इस हाल में दौड़े उस हाल में दौड़े। बोले भाई यहां भी नहीं मिल रहा है वहां भी नहीं मिल रहा है, कल का अखा दिन अपना हाल की बुकिंग में चला गया, बेहाल हो गए, एक जगह भी नहीं मिला। सेंट मैरी भी निकाली, सेंट लॉरेंस भी निकाली और सेंट एलिजाबेथ भी निकाली, यानी जिनकी सेंट ने कहीं निकाली। तो कल फिर जाएगा हार को करने के लिए, आज तो आप कल का दिन आज का दिन आपको चला गया थक गए। अरे क्या करें, शादी करना तो करना ही पड़ेगा ना शकील भाई, अभी आप क्या है? क्यों ऐसी बातें कर रहे, एक तो मैं धरना आ रहा हूं, दूसरे आप ऐसी बातें कर रहे। नहीं नहीं मैंने सोचा अगर जरूरत हो मैं भी साथ में चलूं। अरे भाई तो बहुत अच्छा हो जाएगा, लेकिन आप मुझे सोचने दीजिए, शायद मैंने किसी को टाइम तो नहीं दिया, अब फंस गए तो क्या करेंगे, और खुश हो गए कि कल आत्म साथ में आने वाला है तो अपन तो फंस गए ना जाएंगे। तब हम सोच जरा मैं जरा डायरी दे दूं कि किसी को अपॉइंटमेंट तो नहीं दिया है, तो जैसे पुलिस वाले नकदी रसीद निकालते ना साड़ी में, मुझे साहब फाड़ रहे असली है नकली है, बोलता क्या नसली, ये नहीं बोलता क्या नकली भी होती है, बोलता असली असली। मैंने कहा जिसको नकली बोले असली बोले वही नकली होती है साजिद, मदीने पाक की हर दुकान पर रोगने बसा असली मिलता है, बंबई की हर दुकान मिठाई की दुकान पर असली घी का माल बनता है, तो नकली कहां जाता है, असली बोले तो समझो नकली। ये सब हमारी रोज की जिंदगी का निफाक, इतना अंदर उतर चुका कि तौबा की तौफीक ही नहीं, इसे गुनाह ही नहीं समझते। और एक बड़े जिंदा साहब मुझे कहने लगे, हां वो आपकी बातें सुनकर मैंने भी तय कर लिया। मैंने कहा भाई अल्लाह रहम फरमाए, तुमने क्या तय कर लिया, कुछ तो बताओ। कहने लगे एक बात तो एक अमल करता हूं वो बता दूं। हमने कहा बताओ बताओ जल्दी बताओ। कहने लगे 13 दफा पढ़ता हूं सुभान अल्लाह अजीम व बिहम्दिही। मैंने कहा 13 दफा अल्लाह के नबी ने नहीं बताया, मेरी क्या मजाक, मैं 13 बताऊंगा तो 3 दफा बताया गया है। कब पढ़ते हो? कल मगरिब बाद। मैंने कहा इन्ना लिल्लाह बताया। मैंने कहा भाई साहब मैंने सुबह में बताया है कि सुभान अल्लाह अजीम अभी हम दे 3 अभी इसी हमसे की बात है। मैंने कहा फिर और दूसरी क्या बात है, क्या और बता दो जरा। कह रहे हमने तेल क्या हाल में निकाह करें बेटी का। मैंने कहा बहुत अच्छा, अल्लाह ने मान दिया है तो हाल में तो करना ही पड़ेगा, मान लाया है तो हाल बदल जाना चाहिए। फकीर हो तो कुछ और हाल हो, माल हो तो कुछ और हाल हो, फकीर हो तो इत्तेबाए सुन्नत हो, मालदार हो तो इत्तेबाए अदरस। हाल बुक करने जा रहे बेहाल हो रहे, मैं कसम खाता हूं जाके पता बताता हूं, मालूम कर लो मेरे मोहल्ले में बनारस में जहां रहकर मैंने पढ़ा है, मेरे घर के सामने ऐसे के बजाय ऐसे देखोगे, वो घर मौजूद है, वहां लोग मौजूद है, मरे नहीं है। दोहा कतर दुबई कहीं लड़का रहता था, मुझे ये मालूम नहीं है, मैं भूल गया हूं। जवान हो गया था, निकाह टलता रहा, निकाह टलता रहा, कहने वालों ने कहा निकाह कर दो, कब करोगे, और अक्सर मां बाप को खतरा ये रहता है बीवी आ जाएगी तो यही रुक जाएगा फिर कमाने नहीं जाएगा इसलिए जरा देर में करो निकाहों में सुन्नती कार्ड पे मैं पहुंच गया छुट्टी हुई थी यहां से किसी काम से तो मैंने कहा वो लड़का आया तो उसका निकाह हुआ कहने लगे नहीं हुआ क्यों बिल्कुल पड़ोसी मैं क्यों निकाह नहीं हुआ कब कर लेगा कहने लगे कोई बावर्ची नहीं मिला था उदीमे का खाना बनाने के लिए इससे निकाह नहीं हुआ इन्ना लिल्लाही व इन्ना इलैहि राजिऊन आपको भेज दू आप जाके पूछे शकील झूठ बोल रहा है सच बोल रहा है हाल की तलाश में शादियों का सीजन एक कौम है जो मुहूर्त पूछती है क्या पूछती है मुहूर्त कभी है और पंडित जी इतने होशियार है कि बोलते कल का मुहूर्त उसको दिया तो वहां जाना पड़ेगा कल का तो दे नहीं सकता परसों का तो उसको दिया वहां जाना पड़ेगा ऐसा जिस दिन खाली अपना हो वही मुहूर्त है अपना इसका अपने हक में अच्छा मुहूर्त तेरे हक में जो तू मुझे पैसे दे मेरा मुहूर्त देखता हूं तेरा नहीं देखता गैरों के असर ने कहां से कहां पहुंचा दिया सोच की मलिया मेट हो गई निकाह आसान है निकाह आसान है उसके लिए हाल तलाश करने की क्या जरूरत औरतों को बुलाना है औरतों को बुलाना फराइज में से है औरतों को बुलाना फुकहा क्या कहते हैं फराइज में से नहीं है अच्छा शादी हाल में बुलाना जब जायज है मैं नाजायज तो नहीं कह सकता इसलिए कि जायज है तो मस्जिद में नमाज पढ़ने आना नाजायज क्यों है ओ मुफ्ती साहब आप हमारे सर के ताज है जरा बता तो दीजिए कि अगर हाल में बुलाना जायज है तो मस्जिद में नमाज पढ़ने आना जायज नाजायज क्यों हो गया चुपके से जवाब दे दीजिएगा ताकि हाथ में बुलाने वाले बुलाते रहे मैं समझ जाऊंगा अंडरस्टूड रहेगा समझे यार अभी चलता है इसलिए हाल चाहिए हाल का किराया चाहिए डेकोरेशन चाहिए फोटोग्राफर चाहिए अदीब से शुरू हुआ और बाद में निकाह के टाइम में खतीब चाहिए दरमियान का आप जोड़ लीजिए क्या क्या चाहिए हदीस से शुरू हुआ बीच की बहुत सी चीज सुना दिया और आखिर में निकाह के दिन खतीब चाहिए और वो भी मस्जिद में चाहिए ताकि खुतबा पढ़ दे हमें खुतबा पढ़ना आता नहीं किसने चाहिए रिसेप्शन हाल में तो आते नहीं अहले हम जल्दी से बोले यार छोड़ो अभी सबको देखा है तुम्हारे से टोपी वाले भी आते हैं और वो जो तू पल्ली लगाते हैं ना वो ना अबुल खां अबुल वफा साहब खां साहब के जैसी वो भी आते और जो चाली वाली लगाते अभी वो सब आते तुम क्या बोलते हो हाल में नहीं आते सब आ रहे हैं चलो सब आते लेकिन अभी थोड़ी सी शर्म है कितनी है थोड़ी सी शर्म है इसलिए मस्जिद में निकाह करते हैं कुछ दिन में बेशरम हो जाएंगे तो वही कर देंगे तीसरे बेटे की एक दो दफा शर्म के काम कर लेता है तो फिर बेशर्मी आ ही जाती है मैं कहां झुक जाता हूं तो बेशर्मी फिर आ ही जाती है धीरे धीरे एक दो दफा में शर्म रहती है उसके बाद बेशर्मी आ ही जाती है हया रुखसत पीछे पीछे इस्लाम रुखसत हया रुखसत पीछे पीछे इस्लाम उलमा से पूछते नहीं कि हम ये काम कैसे करें आज उम्मत में मालदारों का ये हाल हुआ है अपने तौर पर कुछ भी तय करते हैं निकाह करना है निकाह करना है बोले निकाह करना है तो करो बोले नहीं अपन तो शकील भाई खर्च करने वाले आदमी हाँ मुझे मालूम है माशाल्लाह ने माल दिया तो खर्च तो करते हो बोले देखो आप यहां रहेंगे ना बंबई में तोबराय में करेंगे ताज में करेंगे लाखों रुपए खर्च करेंगे तो फिर अब क्या करोगे बोले नहीं नहीं अपने पास दीनदारी आई जब से तो अपन तो कुछ और भी सोचते हैं बोले क्या सोचते हैं बोले जाके मदीने पाक में निकाह करेंगे कहां करेंगे कहां करेंगे कितनों को लेके जा रहे हो भाई बोले और ससुराल वाले पूरे खानदान के और हमारे भी खानदान के कुछ और दोस्त हैं बाप تو میں نے کہا کہیں کتاب میں مدینہ پاک میں نکاح کی فضیلت ہو تو میں بھی بچوں کا ہو گیا اپنا بھی ہو گیا کہ کاف کی کوشش کروں کچھ وہیں جا کے کر کے آ جاؤں گھر والوں کو پتا بھی نہیں چلے گا تو کہنے لگے نہیں نہیں ابھی شریف اپن تو خرچ کرتے نہیں کہیں تھا اچھا مدینہ پاک سے کوئی اچھی جگہ ہے کیا نکاح کے لیے تو میں نے کہا وہ تو مجھے کچھ پتا نہیں میں تم سے پوچھ رہا ہوں مدینہ پاک میں نکاح کریں گے کس میں کہاں مدینہ پاک مدینہ پاک میں نکاح ہو جائے گا تو یہ جو جوڑا ہے اس کا دل روزے کے پاس لگے گا کہ ہوٹل کے کمرے پہ لگے گا آپ کا جہاں لگے وہاں بتائیے میرا تو ہوٹل کے کمرے میں لگے گا آپ کا کہاں لگے گا آپ بتائیے یہ جو نئی نئی آئی ہے نا نئی نئی یہ ملے گی نکاح کے بعد تو دل کہاں لگے گا حرم نبوی میں لگے گا حرم مکہ میں لگے گا کعبہ دیکھنے میں لگے گا کہ بیوی دیکھنے میں لگے گا ذرا آپ مجھے بتا تو دیجئے ہر چیز کا جائز ناجائز نہیں ہوتا خالی بلکہ جائز ہے تو اس کے پیچھے کوئی نقصان تو نہیں ہے اور ناجائز ہے تو ہے ہی غلط بڑے خوش ہو رہے ہیں ہم تو مکے میں نکاح کر رہے ہیں ہم تو مدینے میں نکاح کر رہے ہیں آنے والے جوڑے سے پوچھا کتنے طواف کیے تو کہا عمرے کا احرام باندھ کے گئے تھے وہی کیا بولے باقی بولے بیوی کا طواف کر رہے تھے بولے مسجد کی نماز کتنی چھوٹی میاں نماز ہی نہیں چھوٹی اس مقدس جماعت اس جگہ پر رہ کر نماز قضا ہوئی بیوی کے چکر میں اور جا رہے مدینے میں نکاح کرنے کے لیے ہر کام اپنی مرضی سے شروع ہوا ہے اور شیطان نے ایسا دکھاتا ہے دیکھو نا یہ کتنا اچھا کام ہے اپن مدینے میں نکاح کریں گے کیا بیان کروں کیا نہ کروں دوستو پورا پورا دل پورے پوری زندگی تو داغدار ہو گئی گھاؤ گھاؤ گھاؤ کس نے مارا نفس شیطان نے مارا اتنے گھاؤ مار دیے کہ جسم دل سن ہو گیا بھلی بات سمجھنے کو پوچھنے کو تیار نہیں ہے اور دینداری کا تمغہ ہاتھ میں لے کے چل رہے ہیں اللہ دھوکہ نہیں کھاتا اللہ کا رسول دھوکہ نہیں کھائے گا کل قیامت کے میدان میں کل تو وہاں سب دودھ کا دودھ پانی کا پانی ہوگا اور جہاں وہاں محبت جوش مارے گی وہاں تو محبت میں ڈوبے ہوئے گئے دنیا میں رہے تب بھی اور اب بھی دیکھیں گے کہ کوئی آ رہا ہے قریب ایک جب میں غفیر قریب آ رہا ہے تو خوش ہو جائیں گے میرے امتی آ رہے فرشتے روکیں گے کہیں گے رک جاؤ آگے بڑھنا بھی نہیں ذرا بھی حضرت نبی کریم صاحب کی محبت جوش مارے گی فرمائیں گے آنے دو فرشتے کہیں گے انہیں آپ کے طریقے پسند نہیں تھے انہیں آپ کے طریقے پسند نہیں تھے کیسا نکاح ہوا تھا مدینہ پاک میں کیسا ہوا تھا مکہ میں کیسا ہوا تھا نبی کی زندگی میں کیسا ہوا تھا صحابہ میں کیسا کیا تھا تابعی نے کیسا کیا تھا تبع تابعی نے کہیں سے کوئی میل ہے وہ مسلمان تھے ہم مسلمان ہیں وہ مسلمانی عمل کر کے گئے شریعت پر عمل کر رہے تھے ہم کر رہے ہیں کیا ہے خود ہی ذرا اگر نگاہ جھکا کے فیصلہ کرو گے تو خود فیصلہ کر دو گے کہ وہ کچھ اور مسلمان تھے ہم کچھ اور مسلمان ہیں اس مسلمان میں مان لگا تھا اس مسلمان میں سے مان نکل گیا اس مسلمان میں مان لگا ہوا تھا اور اس مسلمان میں سے مان نکل گیا اس لیے اللہ تعالی ہمیں صحیح صحیح باتیں کہنے کی توفیق دے غلط باتوں سے حفاظت فرمائے اور نکاح کے متعلق اور جتنی باتیں ابھی کہنا باقی ہیں اور اللہ کو پسند ہے آئندہ مجالس میں اللہ وہ بھی کہنے کی اور عمل کی توفیق عطا فرمائے سبحان اللہ وبحمدہ سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک سبحان ربک رب العزت عما یصفون والسلام علی المرسلین والحمد للہ رب العالمین بھائی دیکھو مسجد کا قرض کا ایک بڑا بوجھ مجھ پر ابھی باقی ہے نیت یہ کیا میں جلدی سے قرض ادا ہو جائے گا تو رمضان میں کم از کم مسجد میں جماعت ہونے لگے گی لیکن آثار کچھ نظر آتے نہیں ہیں بہت بڑا بوجھ ہے آپ لوگ اگر تھوڑا تھوڑا بھی مال جمع کرے اور اس کی فکر لے لیں تو انشاءاللہ امید ہے کہ قرض ادا ہو جائے گا اور آگے کا کام شروع ہو جائے گا. اس لیے بہت قرض ہے, تقریباً 79 لاکھ روپے بھی قرض ہے. اس لیے آپ لوگ تھوڑی تھوڑی ہمت کر کے تھوڑا دیں, اپنے سے جو ہوتا ہے روپیہ, 2 روپیہ, 10 روپیہ دیں, 10 روپیہ دینے والے سے 10 روپیہ مانگ لیں. آپ کو چاہیے تو رسید بک دے دیں گے, آپ لے کے جائیے, پھاڑ کے رسیدیں دے دیجیے تاکہ کام ہو جائے. اللہ کا گھر ہے, میں میرے گھر کے لیے آپ سے نہیں مانگا, اللہ کے گھر کے لیے مانگنا ہمارے لیے ضروری ہے. کہاں جائیں, اللہ دے دیتا تو اکیلے ہی بنوا دیتا, نہ دیتا کسی کو, لیکن اتنا تو ہمارے پاس بھی نہیں ہے. اس لیے تھوڑی اس کی فکر کریں. اور ایک کتاب اتباع سنت نئی چھپ کر آئی ہے, اسے دیکھیں. جن لوگوں نے پڑھا انہوں نے کہا فائدہ ہوا, جنہوں نے پڑھا ان کا فائدہ ہوا. آپ کے محلے سے, آپ کے شہر سے بہت سے لوگ عمرے کے لیے جا رہے ہیں, بہت سے جا رہے ہیں. حج تجربات کی روشنی میں ایک چھوٹی سی کتاب ہے, اور ایک چھوٹی سی کتاب ہے حج اور عمرے کی غلطیاں, پاکٹ سائز ہیں, بہت سستی سستی کتابیں ہیں. اگر آپ سے ہو سکے تو ایک ایک کتابیں خرید کر ہدیہ دینے کی چیزیں ہیں, ایسے جانے والوں کو ہدیہ دے دیتا کہ ان کا عمرہ صحیح ہو جائے. اللہ ہم سب کو باعمل بنائے.